समुचित व्यवस्थापन गर्ने क्रियाकलापसँग सम्बन्धित छ, त्यसरी पनि हामी लेख्न सक्छौँ, त्यसलाई त्यसलाई पनि लेख्न मिलाएर लेख्न सकिन्छ। विशेष त सरकारी आर्थिक कारोबारमा सरकारको आम्दानी, खर्च, दायित्व, पुँजी, लगानी, ऋण का साथसाथै सरकारले बेहोर्नुपर्ने विभिन्न प्रकारका उत्तरदायित्वहरू, वित्तीय उत्तरदायित्वहरूको लेखाङ्कनलाई बुझिन्छ भनेर पनि हामी लेख्न सक्छौँ, यसरी पनि हामी लेख्न सक्ने भयो। मैले धेरै कुरा बताएको हुनाले तपाईँले त्यहाँ टिप्न गाह्रो भयो होला, टिप्न नै कसैलाई मन लागेको छ भने एकदम दुई लाइन लेख्न मन लाग्यो भने म लेख्ने हिसाबले भनिदिन्छु। भरत थापाजी लगायतहरू सबैलाई, सरकारी आर्थिक कारोबार भन्नाले विभिन्न तहका सरकारहरूले सम्पादन गर्ने राजस्व, खर्च, ऋण, लगानी, सार्वजनिक वित्त, संचित कोष, वित्तीय हस्तान्तरण एवं अन्य सरकारी कोषको कारोबारहरूलाई बुझिन्छ, यसरी तपाईँले लेख्न सक्नुहुन्छ दुई लाइनमा, छोटकरीमा लेख्नु पर्यो भने। अब सरकारी आर्थिक कारोबारको विशेषताहरू भनेर हामीलाई भन्यो, क्यारेक्टरिस्टिक्सहरू के हो, सरकारी आर्थिक कारोबारको विशेषताहरू के हो भनेर भन्यो भने हामीले के लेख्ने भने पोइन्ट पोइन्टमा लेख्ने, सरकारी आर्थिक कारोबारहरू संविधान अनुरूप परिचालन हुने गर्दछन्, सम्पादन हुने गर्दछन्। पहिलो लाइनमा सरकारी आर्थिक कारोबारहरूको सञ्चालन संविधानमा उल्लेखित आर्थिक कार्यप्रणालीको आधारमा हुन्छ। द इकोनोमिक ट्रान्ज्याक्सन अफ गभर्मेन्ट, इकोनोमिक ट्रान्ज्याक्सन अफ गभर्मेन्ट इज कन्डक्टेड एज फर गभर्मेन्ट रुल्स एन्ड रेगुलेसन। इकोनोमिक ट्रान्ज्याक्सन्स अफ गभर्मेन्ट आर कन्डक्टेड बाई गभर्मेन्ट रुल्स एन्ड रेगुलेसन्स दर इज बिन मेन्सन इन कन्स्टिट्युसन्स। इङ्ग्लिसमा चाहिँ हामीले लेख्नु पर्यो भने पहिलो पोइन्ट चाहिँ हामी त्यसरी लेख्छौँ। यसको ब्याकग्राउन्ड चाहिँ पहिलाको कुरा इङ्ग्लिसमा भन्नु परेको थियो भने तपाईँले सुरुमै भने भए मैले इङ्ग्लिसमै पनि भनिदिने, इकोनोमिक ट्रान्ज्याक्सन्स आर दोज ट्रान्ज्याक्सन्स विच आर कन्सर्न विथ रेभिन्यू एक्सपेन्डिचर्स बोरोइङ लोन लायबिलिटी ट्रेजरी एन्ड अदर गभर्मेन्ट फन्ड। दिज इकोनोमिक ट्रान्ज्याक्सन्स आर कल्ड इकोनोमिक इभेन्ट or financial event. These transactions are called economic exchange for the operation of government transactions. त्यसरी तपाईँले लेख्न सक्नुहुन्छ। अलि फास्ट भयो भन्नुभएको छ हाम्रो सनत कुमार श्रेष्ठजीले, इङ्ग्लिसमा फास्ट भयो भने हो कि नेपालीमा फास्ट भयो भने हो मैले बुझिनँ। मलाई सुरुमै तपाईँले इङ्ग्लिसमा पनि भनिदिनु भयो सर भनिदिनु भयो हुन्छ भने इङ्ग्लिसमा भनिदिन्थे, बिस्तारै भनिदिन्थे, फेरि मलाई उस त्यहाँ लेखिदिनुहोस् च्याट बक्समा तपाईँ इङ्ग्लिसमा पढ्ने मान्छे हो कि नेपालीमा बुझ्ने पढ्ने मान्छे हो। ओके म भनिदिन्छु। ओके मैले धेरै कुरा भन्दा तपाईँलाई लेख्न गाह्रो हुन्छ, म बरु थोरै भन्छु तपाईँलाई एक्सप्लेनेसनमा ज्यादा गरौँला। सबै मैले भनेको कुरा तपाईँ नलेख्नु होला, बरु म नोटमा पनि दिउँला। तपाईँले त बुझ्नुहुन्न इङ्ग्लिस, तर मनोज बाबु थ्यापा कोही इङ्ग्लिसमा पनि पढ्ने हुनुहुँदैछ, उहाँहरू इङ्ग्लिसको लागि भने आयो, हजुरले नबुझेर केही फरक परेन, जसले इङ्ग्लिस बुझ्नुहुन्छ उहाँलाई मात्रै हो। नेपालीमा लेख्ने मान्छेले यहाँ भएर यहाँ इङ्ग्लिसमा पनि भन्दै भनेको छ, त्यस कारणले भनिरहेको च्याटमा हेर्नुहोस् न त्यहाँ कतिपयले यहाँ इङ्ग्लिसमा पनि भन्दै भन्नुभएको छ। नोट पाइन्छ पछि है, त्यसमा चिन्ता भएन, पहिला राम्ररी सुन्नुहोस् त्यसपछि मात्र है। म एकपालि नेपालीमा भनिदिन्छु अनि इङ्ग्लिसमा भनिदिन्छु, तपाईँले नेपालीमा बुझ्दै भइहाल्यो नि, इङ्ग्लिसमा जरुरी छ। अब हामीले के बुझ्नु पर्यो त भने, यो मैले आर्थिक कारोबारको बारेमा भनेको मात्रै भयो, अब आर्थिक कारोबारको विशेषताको कुरा गरेँ। विशेषताको कुरा गर्दाखेरि सरकारी आर्थिक कारोबार संविधानमा उल्लेख भए अनुरूप सञ्चालन गर्ने गरिन्छ, संविधानमा उल्लेख भए अनुरूप सरकारी आर्थिक कारोबारको सञ्चालन हुन्छ, पहिलो विशेषता। यसलाई चाहिँ के भनेर तपाईँले बुझ्न सक्नुहुने भयो भन्दाखेरि चाहिँ, यसलाई बुझ्दाखेरि चाहिँ संविधानको भाग 10-16 यसमा के अनुसार यसको सञ्चालन हुन्छ, व्यवस्थापन हुन्छ भनेर लेख्न सक्नुहुन्छ तपाईँले। आर्थिक प्रणाली अनुसार, सरकारको आर्थिक कार्यप्रणाली अनुरूप सरकारी आर्थिक कारोबारको सञ्चालन हुन्छ। लामो लेख्नु पऱ्यो भने छोटो लेख्नु पऱ्यो, पहिलो विशेषता। दोस्रो विशेषता, सरकारी आर्थिक कारोबारहरू दोहोरो लेखा प्रणालीमा आधारित हुन्छ। दोस्रो विशेषता है, सरकारी आर्थिक कारोबारहरू दोहोरो लेखा प्रणालीमा आधारित हुन्छ। त्यसलाई इङ्ग्लिसमा लेख्नु पऱ्यो भने इकोनोमिक ट्रान्ज्याक्सन्स अफ गभर्मेन्ट आर बेस्ड अन डबल इन्ट्री बुक किपिङ सिस्टम। त्यसलाई अझ बिस्तारै भन्दै भन्नुभयो भने इकोनोमिक ट्रान्ज्याक्सन्स अफ गभर्मेन्ट आर बेस्ड अन डबल इन्ट्री बुक किपिङ सिस्टम। डबल इन्ट्री सिस्टम मात्र लेखेको हुन्छ, गभर्मेन्ट इकोनोमिक ट्रान्ज्याक्सन्स आर बेस्ड अन डबल इन्ट्री सिस्टम। त्यसलाई गभर्मेन्ट नलेखे नि केही फरक पर्दैन, इकोनोमिक ट्रान्ज्याक्सन्स आर बेस्ड अन डबल इन्ट्री सिस्टम लेख्नु भए पनि हुन्छ, छोटो बनाएको। दुईवटा मैले इङ्ग्लिस र नेपाली दुइटैमा बनाएको छु। अब तेस्रो पोइन्ट मैले नेपालीमा पनि भन्छु, इङ्ग्लिसमा पनि भन्छु, आर्थिक कारोबारहरू प्रचलित लेखाका सिद्धान्तका आधारमा, आर्थिक कारोबारहरू प्रचलित लेखाका सिद्धान्तका आधारमा सञ्चालन हुन्छन्। त्यसरी पनि लेख्न सक्नुहुन्छ, आर्थिक कारोबारहरू सञ्चालन गर्दा प्रचलित लेखाका सिद्धान्तहरूको अवलम्बन गरिन्छ। नेपालीमा लेख्ने मान्छेले प्रचलित लेखाका सिद्धान्तहरूको अवलम्बन छुटकरीमा लेख्नु पर्यो। इङ्ग्लिसमा लेख्ने मान्छेले फलो अब लेख्नु पऱ्यो, फलो डबल इन्ट्री प्रिन्सिपल्स। त्यसरी तपाईँ लेख्न सक्नुहुन्छ इङ्ग्लिसमा लेख्ने। चौथो पोइन्टमा लेख्नु पऱ्यो भने आर्थिक कारोबारहरू डेबिट क्रेडिटको नियममा आधारित हुन्छ। त्यहाँ तपाईँ लेख्न सक्नुहुन्छ, आर्थिक कारोबारहरू डेबिट क्रेडिटको नियममा आधारित हुन्छन्। इङ्ग्लिसमा लेख्ने मान्छेहरूले इकोनोमिक ट्रान्ज्याक्सन्स आर बेस्ड अन डेबिट क्रेडिट प्रिन्सिपल्स, इकोनोमिक ट्रान्ज्याक्सन्स आर बेस्ड अन डेबिट क्रेडिट प्रिन्सिपल्स भनेर तपाईँले त्यो पोइन्ट लेख्न सक्नुहुन्छ। फेरि अर्को आर्थिक कारोबारहरूको लेखाङ्कन, फेरि तपाईँ लेख्नु पऱ्यो नेपालीमा भने आर्थिक कारोबारहरूको लेखाङ्कन प्रचलित लेखाका सिद्धान्तका आधारमा गरिन्छ। आर्थिक कारोबारहरूको लेखाङ्कन प्रचलित लेखाका सिद्धान्तहरूको आधारमा गरिन्छ। त्यो इङ्ग्लिसमा लेखे पनि नेपालीमा लेखे पनि अघि मैले बताइदिएको छु इङ्ग्लिसवालालाई, यसबाट लेख्न सक्नुहुने। अर्को फेरि आर्थिक कारोबारहरूमा सरकारी जिम्मेवारी सार्वजनिक लेख्नु भए पनि हुन्छ, आर्थिक कारोबारहरूमा सार्वजनिक जिम्मेवारी र जवाफदेहिता रहन्छ। आर्थिक कारोबारहरूमा सार्वजनिक जिम्मेवारी र जवाफदेहिता रहन्छ। अझै पनि थास्ट भयो भने त्यहाँ लेख्नुहोस् च्याट बक्समा, म अझ बिस्तारै बोल्दैछु। आर्थिक कारोबारहरूमा सार्वजनिक जिम्मेवारी र जवाफदेहिता रहन्छ। फाइनेन्सियल अब्लिगेसन्स एन्ड रेस्पोन्सिबिलिटी, छोटकरीमा लेखेको हुन्छ यो फाइनेन्सियल अब्लिगेसन्स एन्ड रेस्पोन्सिबिलिटी। त्यो इङ्ग्लिसमा लेख्नु पऱ्यो भने तपाईँ त्यसरी लेख्न सक्नुहुन्छ। तपाईँहरू कतिजना इङ्ग्लिसमा पढ्ने हुनुहुन्छ मलाई थाहा छैन है, मैले बताइदिएको मात्रै। दुई तिनजनाले चाहिँ यहाँ इङ्ग्लिसमा पनि भनिदिनुहोस् भन्या हुनाले भन्या हो, यो कसैले बुझ्नुहुन्छ होला कसैले बुझ्नुहुन्न होला। अब इङ्ग्लिसमा बुझ्ने इङ्ग्लिसमा बोल्ने मान्छेले इङ्ग्लिस त बुझ्नुहुन्छ जस्तो लाग्यो, त्यहाँनिर भन्नु पर्ला। अनि अब अर्को मैले फेरि सँगै भन्न चाहन्छु, यसमा सार्वजनिक जिम्मेवारी र जवाफदेहिता रहन्छ भने तपाईँले के लेख्नु पऱ्यो, फाइनेन्सियल इकोनोमिक रेस्पोन्सिबिलिटी एन्ड एकाउन्टेबिलिटी। फाइनेन्सियल लेख्ने हुन्छ, फाइनेन्सियल रेस्पोन्सिबिलिटी एन्ड एकाउन्टेबिलिटी रहन्छ। अनि अर्को फेरि लेख्नु पऱ्यो, आर्थिक कारोबारहरूको समयमै प्रतिवेदन दिनुपर्ने हुन्छ, टाइमली रिपोर्टिङ। तपाईँले लेख्दाखेरि टाइमली रिपोर्टिङ लेख्नुहोस्। यता नेपालीमा लेख्नेहरूले समयबद्ध प्रतिवेदन, समयमै प्रतिवेदन दिनुपर्छ भनेर लेख्ने हुन्छ। छोटकरीमा लेख्नु पऱ्यो भने समयबद्ध प्रतिवेदन भनेर लेख्नु, यो इङ्ग्लिस नेपाली दुइटैलाई भन्यो। फेरि हामी अर्कोमा जानु पऱ्यो, अर्को पोइन्टमा पनि हामी जान सक्छौँ। फेरि सँगसँगै लेख्दा आर्थिक कारोबारहरू प्रचलित आर्थिक प्रशासन सम्बन्धी नियममा आधारित हुन्छ, आर्थिक कारोबारहरू प्रचलित आर्थिक प्रशासन सम्बन्धी नियममा आधारित हुन्छ। मैले लेख्दाखेरि ट्रान्ज्याक्सन्स आर बेस्ड अन लिगल एक्ट एन्ड रेगुलेसन्स, ट्रान्ज्याक्सन्स आर बेस्ड अन एक्ट एन्ड रेगुलेसन, लिगल एक्ट एन्ड रेगुलेसन्स। विशेष गरिकन अहिले आर्थिक कार्यविधि वित्तीय उत्तरदायित्व ऐन भनेर भन्छ, आर्थिक कार्यविधि भनेको इकोनोमिक प्रोसिडर्स एन्ड फाइनेन्सियल रेस्पोन्सिबिलिटी एक्ट 2076, त्यसमा चाहिँ नि यिनीहरू आधारित हुन्छ। मैले त्यो भन्न खोजेको बुझाउनलाई, एक्सप्लेन गर्नलाई। सर्टकरीमा तपाईँले लेख्दा सरकारी आर्थिक ऐन नियममा आधारित हुन्छन् भनेर लेख्नु पऱ्यो, आर्थिक ऐनमा आधारित। त्यो चाहिँ यो हाम्रो आर्थिक कारोबारहरूको विशेषताको कुरा गर्दा हामी यो लेख्छौँ। फेरि अर्को पनि लेख्नु पऱ्यो, आर्थिक कारोबारको विशेषता लेख्नु पऱ्यो भने फेरि हामीले के लेख्नु पऱ्यो, आर्थिक कारोबारहरू सरकारको कोषको विनिमयसँग सम्बन्धित छन्, आर्थिक कारोबारहरू सरकारी कोषको विनिमयसँग सम्बन्धित छन्। आर्थिक कारोबारहरू सरकारी कोषको विनिमयसँग सम्बन्धित छन्। तपाईँले इङ्ग्लिसमा लेख्नु पऱ्यो भने इकोनोमिक ट्रान्जेक्सन्स आर कॉल्ड इकोनोमिक एक्सचेन्ज अर फाइनेन्सियल एक्सचेन्ज, जे पनि लेख्न सक्नुहुन्छ। इकोनोमिक ट्रान्जेक्सन्स आर फाइनेन्सियल एक्सचेन्ज, यो चाहिँ आर्थिक विनिमय अथवा वित्तीय विनिमयसँग सम्बन्धित छ। फेरि तपाईँ अर्को लेख्न सक्नुहुन्छ, आर्थिक कारोबारहरूलाई आर्थिक घटना इकोनोमिक इभेन्टको रूपमा पनि बुझिन्छ। आर्थिक कारोबारहरूलाई आर्थिक घटना वा इकोनोमिक इभेन्टको रूपमा पनि बुझ्ने गर्दछौँ भनेर तपाईँ लेख्न सक्नुहुन्छ। यी चाहिँ सरकारी आर्थिक कारोबारका विशेषताहरूको बारेमा लेख्नुहोस् भन्यो भने यति कुरा चाहिँ हामीले सरकारी आर्थिक कारोबारको है यति मैले तपाईँलाई बुझाएको भएँ। आर्थिक कारोबार भनेको के हो र आर्थिक कारोबारको विशेषताहरू के हुन् भन्ने कुरा मैले छोटकरीमा बताएँ। अब यसको परिचय पनि बताएँ, विशेषता पनि बताएँ। अब यसपछि मैले अब त्यहाँ तपाईँहरूले म्युट गर्नु होला है, त्यहाँ कसैले अनम्युट गरेर त्यहाँबाट आइरहेछ। अब हामी एउटा अर्को बसाउँछौँ सँगसँगै, सरकारी आर्थिक कारोबारमा हामीले प्रारम्भिक लेखाङ्कन भनेको के हो भन्ने पहिला बुझौँ, त्यसपछि अनि हामी अर्कोमा लागौँ बिस्तारै। यसको फेरि म डिटेलमा भन्छु, अहिले तपाईँलाई छोटकरीमा टिप्न मात्रै भने बिचमा तपाईँले के कुरा सोध्न मन लाग्छ च्याट बक्समा सोध्ने पनि। पहिला प्रारम्भिक लेखाङ्कन के हो भन्ने कुरा राम्ररी बुझौँ। प्रिलिमिनरी रेकर्डिङ भन्दाखेरि प्रारम्भिक लेखाङ्कनलाई, तपाईँहरूमध्ये कसैको चाहिँ नि त्यहाँ अनम्युट भइरहेछ है, त्यहाँ म्युट गर्नुपर्ने के अरे म्युट गर्नुभएको छ, अनम्युट गर्नुपर्ला, आवाज आया सुनिरहेको छु। अब हामीले के बुझ्नु पर्यो भने आर्थिक कारोबारहरूको प्रारम्भिक लेखाङ्कन, आर्थिक कारोबारमा प्रारम्भिक लेखाङ्कन भन्नाले केलाई बुझाउँछ भनेर हामीले बुझ्नु पर्यो। त्यसलाई हामीले प्रिलिमिनरी इन्ट्री भनेर भन्छौँ, प्रिलिमिनरी बुक्स अफ एकाउन्ट्स पनि भन्छौँ त्यसलाई, त्यो प्रारम्भिक लेखाङ्कनलाई। प्रारम्भिक लेखाङ्कन भनेको कारोबारहरूको सुरु अभिलेखलाई हामीले प्रारम्भिक अभिलेखाङ्कन भनेर भन्छौँ। यो कारोबारको सुरु अभिलेखाङ्कन भन्नाले केलाई बुझिन्छ भन्दा म एकताल छोटकरीमा भन्छु, तपाईँ बुझ्दै लेख्दै गए पनि हुन्छ। बिल, भरपाई, टिप्पणी, आदेश, निर्णय। बिल, भरपाई, रसिद, टिप्पणी, आदेश, निर्णय, तिनचोटि भन्छु म, तपाईँले चिन्ता लिनुपर्छ। बिल, भरपाई, रसिद, टिप्पणी, आदेश, निर्देशन, त्यो पनि लेख्न मिल्छ। बिल, भरपाई, रसिद, निर्णय, आदेश, टिप्पणी का आधारमा प्रारम्भिक किताबमा अभिलेख राख्ने कार्यलाई प्रारम्भिक लेखाङ्कन भनिन्छ। मैले छोटकरीमा बताएको, तपाईँले लेख्दाखेरि अब इङ्ग्लिसमा लेख्ने मान्छेले के लेख्नु पर्यो, प्रिलिमिनरी बुक्स अफ एकाउन्ट्स आर मेन्टेन अन द बेसिस अफ बिल, रिसिप्ट, अर्डर, डिसिजन अफ द अफिस, मेमो एन्ड अदर इम्पोर्टेन्ट डकुमेन्ट। इङ्ग्लिसमा लेख्नु पर्यो भने तपाईँले त्यसरी लेख्नु पर्यो, बिल, रसिद, भरपाई, महत्त्वपूर्ण कागजात, आदेश, निर्णयका आधारमा बुक्स अफ एकाउन्ट्स अथवा किताबमा, विभिन्न किताबमा, प्रारम्भिक पुस्तकमा अभिलेख राख्ने कार्यलाई प्रारम्भिक लेखाङ्कन भनिन्छ। यो एक लाइन तपाईँले लेख्दा, फेरि त्यहाँ काहीँ तपाईँहरूलाई टिप्न गाह्रो भयो, अलिक फास्ट जस्तो भयो भने त्यहाँ लेख्नु होला है साइडमा, फास्ट भयो सर भनेर लेख्नुहोस्, म फेरि बिस्तारै भन्छु। प्रारम्भिक लेखाङ्कन भनेको चाहिँ बिल, भरपाई, रसिद, भाउचरहरू रहेछन् र सँगसँगै चाहिँ गोस्वाराला भाउचरलाई पनि हामीले प्रारम्भिक लेखाङ्कन भनेर भन्छौँ। प्रिलिमिनरी बुक्स अफ एकाउन्ट्स आर जर्नल, प्रारम्भिक लेखाङ्कन भन्नाले कारोबारहरूलाई जर्नल अथवा गोस्वारा भाउचरमा अभिलेख राख्ने कार्यलाई बुझिन्छ। तपाईँ त्यो पनि लेख्न सक्नुहुन्छ। अब यहाँ रोशन गेवालीजी यसको डेफिनेसन तपाईँले लेख्नुभयो भने, प्रिलिमिनरी बुक्स अफ एकाउन्ट्स मेन्टेन अन द बेसिस अफ प्रिलिमिनरी बुक्स अफ एकाउन्ट्स आर मेन्टेन अन द बेसिस अफ बिल, रिसिप्ट, बिल, रिसिप्ट, मेमो, डिसिजन पेपर, अर्डर पेपर, and other important financial document, transaction document. Definition त्यो definition इङ्ग्लिसमा वान्स मोर भनेको एनी लेख्ने हो तपाईँले, अर्को लेख्नु पर्दैन. अनि प्रारम्भिक लेखाङ्कन भनेको के रहेछ भने प्रिलिमिनरी बुक्स आर कल जर्नल, तिनीहरूलाई हामीले जर्नल पनि भन्छौँ. मेमो भनेको टिपोट हो, टिपोट मेमोलाई चाहिँ टिपोट भनेर बुझिन्छ, यसरी बुझ्नु पर्यो. अब यसपछि हामीले के बुझ्नु पर्यो भन्दाखेरि चाहिँ प्रारम्भिक लेखाङ्कन भनेको कारोबारहरूलाई घोषा र भौचरमा अभिलेख राख्ने, कारोबारहरूलाई बिल, रसिद, भौचर, टिपोट, निर्णय, आदेशका आधारमा विभिन्न बुक्स अफ एकाउन्ट्समा अभिलेख राख्ने कामलाई, प्रारम्भिक बुक्सहरूमा अभिलेख राख्ने कामलाई प्रारम्भिक अभिलेखाङ्कन भनेर बुझिन्छ भनेर लेख्नु पर्यो. र नेपालीमा लेख्ने मान्छेले त्यसरी, इङ्ग्लिसमा लेख्नेले चाहिँ प्रिलिमिनरी बुक्स अफ एकाउन्ट्स आर मेन्टेन अन द बेसिस अफ बिल रिसिप्ट, मेमो, अर्डर एन्ड अदर फाइनेन्सियल ट्रान्ज्याक्सन्स एन्ड डकुमेन्ट्स भनेर तपाईँले लेख्न सक्नुहुने भयो. त्यसपछि गएर चाहिँ यसलाई चाहिँ हामीले गोस्वारा भौचर जर्नल भनेर पनि बुझिन्छ. प्रारम्भिक अभिलेखाङ्कन भनेको जर्नल, जर्नल मात्रै होइन, डे बुक अन द बेसिस अफ डेली ट्रान्ज्याक्सन्स. इफ डे बुक इज मेन्टेन इट इज अल्सो कल्ड प्रिलिमिनरी बुक्स. दैनिक कारोबारहरूको सुरु अभिलेखलाई पनि हामीले प्रारम्भिक लेखाङ्कन भनेर बुझ्छौँ. दैनिक कारोबारहरूको सुरु अभिलेख अथवा दैनिक कारोबारको अभिलेखलाई पनि हामीले के भनेर बुझ्छौँ त, प्रारम्भिक लेखाङ्कन भनेर बुझ्छौँ. दैनिक कारोबार त्यसलाई डे बुक भन्छ इङ्ग्लिसमा. डे बुक इज अल्सो कल्ड प्रिलिमिनरी बुक्स अफ एकाउन्ट, त्यसलाई पनि हामी भन्छौँ. त्यसैले प्रिलिमिनरी बुक्स अफ एकाउन्ट्स भनेको मूलत गोस्वारा भौचर, स्पेसिफिकल्ली इट इन्डिकेट्स फर द जर्नल. प्रिलिमिनरी बुक्स स्पेसिफिकल्ली इन्डिकेट फर द जर्नल, बट इट डजन्ट ओन्ली रिप्रेजेन्ट द जर्नल, इट इन्डिकेट्स डे बुक, बिल, रिसिप्ट, अर्डर, मेमो एन्ड अदर इम्पोर्टेन्ट फाइनेन्सियल डकुमेन्ट विच हेज बिन द्याट हेज बिन मेन्टेन इन डिफरेन्ट बुक्स. विभिन्न बुक्समा राखेको यसलाई हामीले के भन्ने भयो भने त प्रिलिमिनरी बुक्स भनेर भन्यो. प्रिलिमिनरी बुक्सकै आधारमा हामी अन द बेसिस अफ दिस प्रिलिमिनरी बुक्स वी मेन्टेन डिफरेन्ट लेजर, सब्सिडियरी बुक्स एन्ड अदर नेसेसरी बुक्स अफ एकाउन्ट. भनेको मैले के भने नेपालीमा भन्दा प्रारम्भिक लेखाङ्कनकै आधारमा, प्रारम्भिक लेखाङ्कनकै आधारमा खाताहरूमा प्रविष्ट गर्ने गरिन्छ, खाताहरूमा प्रविष्ट गर्ने गरिन्छ, विभिन्न वित्तीय प्रतिवेदनहरू तयार गर्ने गरिन्छ, सन्तुलन परीक्षण तयार गर्ने गरिन्छ, हिसाबको जाँच परीक्षण पनि गरिन्छ भनेर तपाईँले लेख्न सक्नुहुन्छ. प्रारम्भिक लेखाङ्कनकै आधारमा कारोबारहरूलाई खातामा प्रविष्टि गर्ने, सहायक खाताहरूमा प्रविष्टि गर्ने, आवश्यकता अनुसारका वित्तीय विवरणहरू तयार गर्ने र सँगसँगै यसकै आधारमा कारोबारको जाँच र परीक्षण पनि गर्ने गरिन्छ. यो तपाईँले लेख्नको लागि चाहिने. फेरि तपाईँले अर्कोमा पनि लेख्न सक्नुहुन्छ, प्रारम्भिक लेखाङ्कन भन्नाले सुरु प्रविष्टिलाई बुझिन्छ, ओरिजिनल इन्ट्री, ओरिजिनल इन्ट्री अफ ट्रान्ज्याक्सन्स. कारोबारहरूको सुरु प्रविष्टि नै कारोबारको प्रारम्भिक लेखाङ्कन हो. यसलाई हामीले अर्को शब्दमा इङ्ग्लिसमा भन्नु पर्यो भने द ओरिजिनल इन्ट्री इन बुक्स अफ एकाउन्ट इट्सेल्फ इज द प्रिलिमिनरी बुक्स अफ एकाउन्ट भनेर हामीले लेख्नु पर्यो. त्यसरी पनि हामीले लेख्न मिल्ने हुन्छ. अब यसपछि गएर प्रारम्भिक लेखाङ्कन किन जरुरी छ, वाइ प्रिलिमिनरी इन्ट्री इज इसेन्सियल, वाइ प्रिलिमिनरी इन्ट्री इज रिक्वायर्ड भनेर हामीलाई सोध्यो, किन प्रारम्भिक लेखाङ्कन आवश्यक छ भन्ने. प्रारम्भिक लेखाङ्कनले निम्न कामहरू गर्दछ. प्रारम्भिक लेखाङ्कनमा हामी यी यी काम गर्दछौँ. फलोइङ टास्क आर पर्फर्म इन प्रिलिमिनरी बुक्स अफ एकाउन्ट, फलोइङ टास्क आर आइडेन्टिफाइड इन प्रिलिमिनरी बुक्स अफ एकाउन्ट. यति पर्छ, प्रारम्भिक खातामा डे बुक, जर्नल, भौचर, त्यसपछि बिल, रसिद, भरपाई, बिल, रसिद, भरपाई, महत्त्वपूर्ण आदेश, निर्णय र मेमो, टिपोट, त्यो चाहिँ नि हाम्रो प्रारम्भिक खातामा पर्छ. विकास बेलबासेजीले सोध्नु भएको छ, तपाईँहरू सबैजना मान्छेले पर्यो, ब्याङ्क क्यास बुक भनेको प्रिलिमिनरी बुक्स अफ एकाउन्ट पर्दैन. हरिशङ्कर जोशीजीले लेख्नुभएको छ ब्याङ्क क्यास बुक पर्छ कि पर्दैन भनेर, त्यो पर्दैन. ब्याङ्क क्यास बुकलाई हामीले प्रिलिमिनरी बुक्स भनेर मान्दैन. त्यो ब्याङ्क क्यास बुक भनेको चाहिँ प्रिलिमिनरी होइन, द्याट्स द लेजर, त्यो खाता हो, त्यसलाई हामीले खातामा प्रविष्टि भनेर बुझ्छौँ. तपाईँ एक स्टेप अगाडि बढ्नुभयो। हामी अहिले डेबुक, जर्नल, भाउचर, त्यसपछि गएर तपाईँको जाने बिल, रसिद, भरपाई, टिपोट, निर्णय, त्यसको आधारमा तपाईँले बुक्स अफ एकाउन्टमा कुनै किताबमा, कापीमा वा कुनै एकाउन्टमा लेखा राख्ने कामलाई मात्रै हामीले यो प्रिलिमिनरी बुक्स भनेर भन्छौँ। विकास बेलवासीजीले जोडेको कुरा ठिक छ, त्यसमा अरू पर्ने कुरा मैले बताएँ है, केही कन्फ्युज भएर सोध्नु चाहिँ ठिक छ, तपाईँहरू जम्मैले सोधेको एकदम ठिक छ, जे जे सोध्नु भएको छ एकदम गुड गुड सोध्नु भएको छ। किन प्रारम्भिक लेखाङ्कन आवश्यक छ बताउँछु पहिला है, यो वाइ प्रिलिमिनरी प्रिलिमिनरी बुक्स अफ एकाउन्ट इज इसेन्सियल भनेर हामीलाई जाँचमा सोध्यो भने के लेख्ने भनेर भन्ने, पहिला कारोबारको पहिचान गर्नुको लागि, फर द आइडेन्टिफिकेसन अफ ट्रान्ज्याक्सन्स, तपाईँको कारोबार के हो भनेर चिन्नको लागि पनि हामीले प्रिलिमिनरी ट्रान्ज्याक्सन्स चाहिँ के हो भनेर चिन्नको लागि हामी प्रारम्भिक खातामा अभिलेख राख्छौँ, फर द आइडेन्टिफिकेसन अफ ट्रान्ज्याक्सन एउटा। दोस्रो, प्रारम्भिक खाता, प्रारम्भिक अभिलेख किन चाहिन्छ भनेर भन्यो भने कारोबारहरूको बारेमा बुझ्नु, टु अन्डरस्ट्यान्ड एबाउट द ट्रान्ज्याक्सन्स, कारोबारको बारेमा बुझ्नको लागि पनि हामीले प्रारम्भिक लेखाङ्कन गर्नुपर्ने हुन्छ, कारोबारको पहिचान गर्न, कारोबारको बुझ्नको लागि, कारोबार कति छ, कति परिमाणमा कारोबार छ, कुन तहको कारोबार छ, कुन साइजको कारोबार छ भनेर बुझ्नको लागि पनि प्रारम्भिक अभिलेख आवश्यक छ। अर्को, कारोबारलाई चाहिँ मोटामोटी लेखाजोखा गर्न पनि आवश्यक छ, कारोबारको लेखाजोखा गर्नु भनेको कारोबार कस्तो प्रकृतिको, वाट्स द नेचर अफ ट्रान्ज्याक्सन, वाट इज द नेचर अफ ट्रान्ज्याक्सन भन्ने बुझ्नको लागि पनि हामीलाई प्रारम्भिक लेखाङ्कन आवश्यक पर्छ, कारोबार कस्तो प्रकृतिको भनेर छुट्याउनको लागि पनि। टु डिस्टिङ्विस बिट्विन डिफरेन्ट ट्रान्ज्याक्सन्स वी निड टु नो अबाउट प्रिलिमिनरी बुक्स अफ एकाउन्ट, अथवा प्रिलिमिनरी बुक्स अफ एकाउन्ट चाहिँ कारोबारलाई छुट्याउनको लागि पनि चाहिन्छ। त्यस्तै प्रिलिमिनरी बुक्स अफ एकाउन्ट त्यसको लागि मात्रै होइन, अरू कामलाई पनि चाहिन्छ। प्रिलिमिनरी बुक्स चाहिँ लेजरहरू बनाउन, सहायक खाताहरू बनाउन, विभिन्न वित्तीय प्रतिवेदनहरू तयार गर्नको लागि पनि प्रिलिमिनरी बुक्स चाहिन्छ। अर्को, कारोबारलाई विश्लेषण र व्याख्या गर्न पनि चाहिन्छ, टु एनालाइज एन्ड इन्टरप्रेट द ट्रान्ज्याक्सन्स, कुनै पनि कारोबारको व्याख्या गर्नु पर्यो र विश्लेषण गर्नु पर्यो भने पनि हामीलाई कारोबारहरूको प्रारम्भिक अभिलेखाङ्कन चाहिन्छ, फर द एनालिसिस एन्ड इन्टरप्रिटेसन अफ ट्रान्ज्याक्सन्स, त्यसको लागि पनि हामीलाई कारोबारहरूको प्रारम्भिक अभिलेख आवश्यक पर्छ। सँगसँगै प्रारम्भिक अभिलेख चाहिँ हामीलाई किन पनि आवश्यक पर्छ भने इनपुटको लागि पनि आवश्यक पर्छ। प्रारम्भिक अभिलेख भनेको एकाउन्टिङ प्रोसेसको इनपुट हो, लेखा प्रणालीको इनपुटको रूपमा पनि हामी प्रारम्भिक लेखाङ्कनलाई लिने गर्दछौँ, तपाईँ त्यसरी पनि बुझ्न सक्नुहुन्छ। यसलाई डिफाइन गर्नु पर्यो भने प्रारम्भिक लेखाङ्कनलाई समग्र लेखा प्रणालीको इनपुटको रूपमा है, प्रारम्भिक लेखाङ्कन हामी केलाई लिन्छौँ रे, समग्र लेखा प्रणालीको इनपुटको रूपमा। सो इट इज द बेसिक इनपुट टु एनालाइज, इन्टरप्रेट, टु एनालाइज ट्रान्ज्याक्सन। ए, एकजना तपाईँहरू कसैको आवाज आइरहेछ, प्लिज त्यसलाई तपाईँले चाहिँ अनम्युट गर्नुहोला प्लिज, कसको आवाज आइरहेछ यहाँ। अब यसपछि हामीले अहिले मैले भनेको चाहिँ प्रारम्भिक अभिलेख के हो, यसको किन आवश्यक छ भन्ने कुरा चाहिँ मैले तपाईँहरूलाई बताएँ है। पहिला म सिलेबसको बारेमा अलिअलि त्यहाँ के छ भन्न जान्छु, त्यसपछि अनि तपाईँहरूलाई अरू बताउँला, त्यसपछि हाम्रो खातामा प्रविष्टि भनेको के हो भन्ने कुरा म बताउँछु, त्यसपछि मात्र हामी अर्कोमा जाउँला। अब खातामा प्रविष्टि भन्नाले केलाई बुझाउँछौँ त, अब हामी यहाँनिर बुझ्नु पर्यो। अब यहाँ खातामा प्रविष्टि भन्नाले केलाई बुझिन्छ भनेर हेर्नु पर्यो भने, यो प्रारम्भिक लेखाङ्कनको आधारमा अथवा प्रिलिमिनरी बुक्स अफ एकाउन्ट्सको आधारमा, इङ्ग्लिस नेपाली मैले दुइटैमा भनिरहेको छु, इङ्ग्लिसमा पढ्ने साथीहरूले केही कुरा बुझ्न मन लाग्यो त्यहाँ लेख्दा पनि हुन्छ, होइन भने बुझिरहेछ भने ठिक छ, केही लेख्नु पर्दैन। यो हामीले चाहिँ नि खातामा प्रविष्टि भन्दा बित्तिकै हामीले जर्नलबाट लेजरमा इन्ट्री गर्ने कामलाई खातामा प्रविष्टि भनेर भन्छौँ। इन्ट्री भनेको कोठामा अङ्क लेख्ने काम हो खासमा। हामीसँग एउटा लेजर हुन्छ, लेजर भन्नाले हामीले चाहिँ नि डेबिट र क्रेडिट भएको दुईवटा साइड भएको, डेबिट र क्रेडिट दुई साइड भएकोलाई हामीले लेजर भनेर भन्छौँ। ए, लेजर इज अ टी फर्म, यो अङ्ग्रेजीको टी आकारको हुन्छ, टीमा चाहिँ दुईवटा भाग हुन्छ, एउटा डेबिट साइड अर्को क्रेडिट साइड, यो दुईवटा भाग भएकोलाई हामीले लेजर भनेर भन्छौँ। त्यो लेजर चाहिँ मा प्रविष्ट गर्ने, खातामा प्रविष्ट गर्ने काम चाहिँ हामीले प्रिलिमिनरी बुक्स अफ एकाउन्ट्सको आधारमा गर्छौँ, प्रारम्भिक लेखाङ्कनकै आधारमा हामी खातामा प्रविष्ट गर्ने गर्छौँ। त्यसैले खातामा प्रविष्टि भनेको कारोबारहरूलाई विभिन्न विषयका खातामा प्रविष्टि गर्ने कामलाई हामीले खातामा प्रविष्टि भनेर भन्छौँ। खाता चाहिँ पाँच किसिमको हुन्छ, तपाईँहरू सबैजनाले बुझ्नुहोस्। पहिला खातामा प्रविष्टि बुझ्नुभन्दा पहिला खाता कति किसिमका हुन्छन् भनेर बुझ्नु पर्यो। देयर आर फाइभ टाइप्स अफ एकाउन्ट। कारोबारहरूको लेखाङ्कन मूलत फेरि सधैँ पाँच भनेको होइन, विशेष गरी पाँचवटा खातामा कारोबारहरूको प्रविष्टि हुने गर्दछ। पाँचवटा: आम्दानी खर्च पुँजी, आम्दानी खर्च पुँजी सम्पत्ति दायित्व। आम्दानी खर्च पुँजी सम्पत्ति दायित्वलाई हामीले खाताहरू भनेर भन्छौँ, पाँचवटा हुन्छ। अब यो खातामा प्रविष्टि गर्दाखेरि चाहिँ, खातामा प्रविष्टि भनेको आम्दानी खर्च पुँजी सम्पत्ति दायित्व, ऋण पनि लेख्न सक्नुहुन्छ तपाईँले, क्यास पनि हुन्छ, नगद क्यास एकाउन्ट पनि भन्छ। म ब्याङ्क क्यास बुक भनेर साथीले लेख्नुभएको थियो, क्यास एकाउन्टलाई पनि हामीले खाताको रूपमा लिन्छौँ। रिसिप्ट, पेमेन्ट, क्यास, एसेट्स, लायबिलिटिज, तिनीहरू झन् बरोइङ पनि भनेर भन्छ, तिनीहरूलाई हामीले खाता भनेर भन्छ। यो खाता चाहिँ प्रविष्टि भनेको मूलत यो पाँचवटा खातामा हामीले प्रविष्टि गर्ने कामलाई खातामा प्रविष्टि भन्छौँ। तर यसले यतिलाई मात्रै बुझाउँदैन, खातामा प्रविष्टि भनेको पाँचवटा मुख्य खाताहरूको साथसाथै आवश्यकता अनुसारका सहायक खाताहरूमा प्रविष्टि गर्ने कार्यलाई पनि हामीले खातामा प्रविष्टि भनेर भन्छौँ। त्यसैले डिफाइन गर्नु पर्यो, ल एकछिन मान्नुहोस्, नेपालीमा लेख्ने मान्छेले खातामा प्रविष्टिलाई कसरी डिफाइन गर्ने सर, कसरी परिभाषित गर्ने भनेर लेख्नुभयो भने, तपाईँले के लेख्नु पर्यो? प्रारम्भिक अभिलेखाङ्कनका कारोबारहरूलाई, प्रारम्भिक अभिलेखाङ्कनका कारोबारहरूलाई विभिन्न खाता र सहायक खातामा, विभिन्न खाता र सहायक खातामा उल्लेख गर्ने कार्यलाई खातामा प्रविष्टि भनिन्छ। मैले यो छोटकरीमा बताएको, प्रारम्भिक लेखाङ्कनमा उल्लेख भएका कारोबारहरूलाई विभिन्न खाता र सहायक खातामा चढाउने वा उल्लेख गर्ने कार्य नै खातामा प्रविष्टि हो। यसरी इङ्ग्लिसमा लेख्ने मान्छेले एन्ट्री ऑल द ट्रान्ज्याक्सन्स विच आर मेन्सन इन प्रिलिमिनरी बुक्स इज कल्ड द एन्ट्री अफ ट्रान्ज्याक्सन्स। मेन्सन ऑल द ट्रान्ज्याक्सन्स विच आर रेकर्डेड इन प्रिलिमिनरी बुक्स इज कल्ड एन्ट्री इन लेजर। यसरी पनि तपाईँले लेख्न सक्नुहुन्छ इङ्ग्लिसमा लेख्ने मान्छे। प्रारम्भिक अभिलेखमा भएका कुराहरूलाई, कारोबारहरूलाई विभिन्न बुक्स अफ एकाउन्ट्समा अथवा लेजरमा, सहायक खातामा वा अन्य खाताहरूमा प्रविष्टि गर्ने कार्यलाई नै खातामा प्रविष्टि भनिन्छ। यो बुझ्नु भन्यो भने यहाँ मलाई लेख्ने म जति बुझ्नु पऱ्यो, जतिपटक लेखिदिनु पऱ्यो भने मलाई झर्को लाग्दैन, तपाईँ त्यहाँ बुझेन सर फेरि भनिदिनुहोस् भन्नु, म फेरि लेखिदिन्छु, फेरि बताइदिन्छु, भनिदिन्छु, चाँडो भए चाँडो भन्नु होला बिस्तारै, किनकि यो तपाईँले बुझ्नु जरुरी हुन्छ। इङ्ग्लिसमा के लेख्नु पऱ्यो भने, इङ्ग्लिसमा लेख्ने मान्छेले रोशन ग्यावालीजीले लेख्नु पऱ्यो भने त्यसरी लेख्नु भने, एन्ट्री इन डिफरेन्ट बुक्स अफ एकाउन्ट्स, एन्ट्री इन डिफरेन्ट बुक्स अफ एकाउन्ट्स स्पेसिफिकल्ली लेजर एन्ड सब्सिडरी बुक्स, स्पेसिफिकल्ली इन लेजर एन्ड सब्सिडरी बुक अन द बेसिस अफ प्रिलिमिनरी बुक इज कल्ड एन्ट्री अफ ट्रान्ज्याक्सन्स। त्यसरी लेख्न सक्नुहुन्छ इङ्ग्लिसमा डिफाइन गर्नु भने। अब चाँडो लेख्न त तपाईँले बानी बसाल्नु पऱ्यो, इङ्ग्लिसमा लेख्ने हो भने छिटो लेख्ने बानी नभइकन इङ्ग्लिसमा बरु ट्राई नगर्नु होला। इङ्ग्लिसमा तपाईँलाई लेख्नलाई मन छ भने मैले भनेको स्पिडमा तपाईँ टिप्न सक्ने हुनुपर्छ। इङ्ग्लिसमा मात्रै लेखेर लोकसभा पास हुँदैन कहाँ, त्यो चाहिँ बुझ्नु पऱ्यो। यो चाहिँ इङ्ग्लिसमा लेख्ने मान्छेले पनि नेपालीको जस्तै राम्रो बनाएर लेख्नुपर्छ, राम्रो भाषामा राम्रो तरिकाले लेख्नुपर्ने हुन्छ है। यो मैले हजुरलाई सुझाव मात्रै दिएको, तपाईँको इङ्ग्लिस कस्तो छ मलाई थाहा छैन। इङ्ग्लिस चाहिँ राम्रो नभइकन, एकदमै राम्रो इङ्ग्लिस नभइकन नाम निक्लिँदैन, राम्रै चाहिन्छ इङ्ग्लिस। नेपालीमा त उहाँले शब्द लेख्दाखेरि एकदम शब्दलाई खेलाएर राम्रो राम्रो शब्द छानेर लेख्नुपर्ने हुन्छ। त्यसैले चाहिँ इङ्ग्लिसमा लेख्नु पऱ्यो भने पनि एकदमै इङ्ग्लिस चाहिँ नेपालीमा फिटिक आएन भने त ठिक छ, अब यही उपाय लगाउनुहोस्, अनि म नोट पनि हालिदिउँला, इङ्ग्लिसमा मिल्यो भने म नोट हालिदिन्छु इङ्ग्लिसको, तपाईँलाई इङ्ग्लिस नोट हालिदिउँला ल, अनि पढ्नु होला ल, ठिक छ, त्यसो गर्नु पर्ला, केही छैन है। मैले भनेको टिप्नु, इङ्ग्लिसमा मैले डिफाइन गरिदिन्छु तर इङ्ग्लिसमा फास्ट लेख्नुपर्छ लेख्दाखेरि। अनि त्यसपछि के बुझ्नु पऱ्यो भने, अहिले मैले चाहिँ यो लेजर भनेको तपाईँले के बुझ्नु भने, यो इन्ट्री खातामा प्रविष्टि भनेको लेजरमा प्रविष्टि गर्ने, इन्ट्री इन लेजर बुक, छोटकरीमा भनिदिन्छु फेरि, इन्ट्री इन लेजर बुक सब्सिडियरी बुक इज कल्ड इन्ट्री अफ ट्रान्ज्याक्सन्स। त्यो लेख्न सक्नुहुन्छ तपाईँले लेख्दाखेरि। अनि अर्को शब्दमा तपाईँले लेख्दाखेरि इन्ट्री अफ ट्रान्ज्याक्सन्स, इन्ट्री अफ ट्रान्ज्याक्सन्स बेसिकल्ली रिफर टु रेकर्डिङ अफ ट्रान्ज्याक्सन्स एन्ड डिफरेन्ट बुक्स, स्पेसिफिकल्ली लेजर बुक्स एन्ड सब्सिडरी बुक्स एन्ड अदर बुक्स, त्यसरी पनि लेख्न सक्नुहुन्छ। अब म तपाईँलाई यसको सँगसँगै चाहिँ म पनि के पनि अब यसको सँगसँगै भन्छु, अब प्रारम्भिक लेखेपछि मैले खातामा प्रविष्टि भनेर भने, अब यसमा चाहिँ यसको सँगसँगै एउटा कुरा चाहिँ मैले छुटेको जस्तो लाग्छ तपाईँको सिलेबसमा होला सायद, कारोबारहरूको विश्लेषण भन्ने पनि हाम्रो सिलेबसमा छ होला, कारोबार विश्लेषण भन्ने पनि हुनुपर्छ जस्तो लाग्छ। मैले चाहिँ कारोबार खातामा प्रविष्टि भने, यो विश्लेषण भन्ने अगाडि पनि थियो होला, योभन्दा अगाडि अहिले मैले जुन खातामा प्रविष्टि भने त्योभन्दा पहिल्यै विश्लेषण थियो कि पछि थियो, अथवा त्यो अहिले मैले भनेकोमा थियो, त्यो चाहिँ म तपाईँलाई बताउँला, पछाडि रहेछ भने बताउनेमै। कारोबार विश्लेषण पछि प्रारम्भिक लेखाङ्कन हो, कारोबार विश्लेषण हुँदा छुट्यो, त्यो चाहिँ मैले फेरि बताउँछु ल, तपाईँले तपाईँले सुन्नु पऱ्यो। कारोबार विश्लेषण भन्नाले केलाई बुझिन्छ भन्ने म बताउँछु। खातामा प्रविष्टिको महत्त्व सर बताइदिउँला, जाँचमा चाहिँ यस्तो खातामा प्रविष्टिको महत्त्व सोध्दैन, जाँचमा सोध्ने कुरा चाहिँ मैले पछि बताइदिउँला, तपाईँले सोधिहाल्नुमा म बताइदिन्छु। खातामा प्रविष्टिको महत्त्व के छ भने, यसले सबै कारोबारहरूलाई, कुनै पनि कारोबारहरूले मिसलिड हुन दिँदैन, अथवा कारोबारको गलत व्याख्या हुँदैन, खातामा प्रविष्टिबाट कारोबारको गलत व्याख्या हुँदैन, त्यस कारणले यसको महत्त्व हुनुको पहिला। दोस्रो, खातामा प्रविष्टि भएपछि त्यसले कारोबारको चाहिँ लिगल इन्टिटी दिन्छ, जुन बेलासम्म हामी खातामा प्रविष्टि गर्दैनौँ त्यो औपचारिक कारोबार हुँदैन, त्यो अनौपचारिक मात्रै हुन्छ, त्यसैले कारोबारलाई लिगल इन्टिटी दिनु पर्यो, कानुनी मान्यता दिनु पर्यो भने पनि खातामा प्रविष्टि गर्नुपर्ने हुन्छ। दोस्रो है, खातामा प्रविष्टिको महत्त्व सोध्नु भएको छ उहाँले, त्यो म बताइदिन्छु, कारोबारलाई लिगल इन्टिटी दिनु पर्यो, कानुनी आधार दिनु पर्यो भने पनि खातामा प्रविष्टि जरुरी हुन्छ। तेस्रो चाहिँ खातामा प्रविष्टि किन जरुरी छ भनेर भन्यो भने, खातामा प्रविष्टि किन जरुरी छ भनेर भन्यो भने, विभिन्न वित्तीय प्रतिवेदनहरू तयार गर्नको लागि खातामा प्रविष्टि गर्नुपर्ने हुन्छ, किनकि खाताको सारांश नै हामी वित्तीय प्रतिवेदनमा लिएर जान्छौँ, अथवा वित्तीय प्रतिवेदनले खाताको सारांशलाई नै उल्लेख गरेको हुन्छ, त्यसैले वित्तीय प्रतिवेदनको लागि पनि खाताको प्रविष्टि अनिवार्य भयो। त्यस्तै अर्को, खातामा प्रविष्टि किन जरुरी हुन्छ भने, कारोबारको सही विश्लेषण र व्याख्या गर्न पनि खातामा प्रविष्टि जरुरी हुन्छ, कारोबारको सही व्याख्या विश्लेषण गर्नको लागि पनि खातामा प्रविष्टि जरुरी हुन्छ। त्यस्तै अर्को चाहिँ, खातामा प्रविष्टि किन जरुरी छ भनेर हामीलाई भन्यो भने, फेरि अर्को पनि पोइन्ट तपाईँलाई चाहियो भने, खातामा प्रविष्टि चाहिँ गर्नको लागि एकाउन्टिङ रुललाई पुरा गर्न, हाम्रो एकाउन्टको नियम हुन्छ, लेखाङ्कीय नियमलाई पुरा गर्नको लागि पनि हामीले खातामा प्रविष्टि गर्नुपर्ने हुन्छ। कारोबारहरूलाई लेखाङ्कीय भाषामा बुझ्नको लागि, टु अन्डरस्ट्यान्ड द कमन ल्याङ्ग्वेज अफ एकाउन्ट, लेखाङ्कीय भाषामा बुझ्नको लागि, कारोबारलाई लेखाङ्कीय भाषामा बुझ्नको लागि पनि हामीले खातामा प्रविष्टि आवश्यक हुन्छ, महत्त्व त्यस कारणले छ भनेर हामीले बुझ्नु पर्यो। त्यसरी मैले तपाईँलाई बताइदिएँ, म बताउने बेलामा चाहिँ म बताइदिन्छु नै, तर तपाईँलाई जहाजमा आउने कि नआउने यस्तो खालको पनि भनेर बताइदिन्छु ल, त्यो चाहिँ माइन्ड नगर्नु होला, फेरि सरले आउँदैन मात्रै भन्छ जे पनि नभन्नु होला, कि तपाईँले सोधेको क्वेसन चाहिँ जहाजमा कस्तो आउँछ खालको भन्ने भनिदिन्छु, अनि जे जे तपाईँले सोध्नु भएको छ त्यो नआउने भए, आउनु चाहिँ आउँदैन तर तपाईँलाई बुझाउन भनिदिन्छु भनेर म भन्दै आउँछु। अब म यति भइसकेपछि कारोबार विश्लेषणमा जाने भए, पहिला कारोबारको विश्लेषण भनेको के हो पहिला बुझाउँला, अनि त्यसपछि फेरि हामी फर्दर तपाईँले सोधेकोमा डिस्कस गरौँला, फेरि म दोहोऱ्याएर पनि भन्दौँ। पहिला हामीले कारोबार विश्लेषण भनेको के हो भनेर बुझ्छौँ भने, त्यसलाई हामीले कारोबारको विश्लेषण गर्दाखेरि चाहिँ कारोबारको कारोबारलाई चाहिँ पहिचान गर्ने, वर्णन गर्ने, वर्गीकरण गर्ने र त्यसको आधारमा कारोबारको विश्लेषण गर्ने गरिन्छ। कारोबारको विश्लेषण गर्दाखेरि चाहिँ पहिला हामी कारोबारको पहिचान गर्छौँ, यकिन गर्छौँ, कारोबारको चाहिँ हामीले प्रकृतिको बारेमा जानकारी प्राप्त गर्छौँ, कारोबारको व्याख्या गर्छौँ, त्यसपछि मात्र हामीले कारोबारको विश्लेषण गर्छौँ। त्यसैले कारोबारको विश्लेषण चाहिँ कारोबारको पहिचानबाट नै सुरु हुन्छ, कारोबारको आइडेन्टिफिकेसनबाट नै कारोबार विश्लेषण सुरु हुन्छ, यसरी हामीले बुझ्नु पर्यो। कारोबार विश्लेषण भनेको कारोबार कस्तो प्रकृतिको छ, त्यसको लेखाजोखा गर्ने कार्यलाई हामीले कारोबार विश्लेषण भनेर गर्छ। कारोबार विश्लेषण कारोबारहरूको लेखाजोखा गर्ने, कारोबारहरूको अनुमान गर्ने, कारोबारहरूको प्रकृतिको बारेमा जानकारी दिने कार्यसँग सम्बन्धित छ, यसरी बुझ्नु लेख्नु पर्यो। कारोबार विश्लेषण के हो भनेर तपाईँलाई जानको सोध्यो भने, कारोबार विश्लेषण कारोबारहरूको पहिचान गर्ने, कारोबारहरूको लेखाजोखा गर्ने, कारोबारहरूको अनुमान गर्ने, कारोबारहरूको वर्गीकरण गर्ने एवं कारोबारहरूको स्वरूप सुनिश्चित गर्ने कार्यसँग सम्बन्धित छ, यसरी बुझ्नु भयो। मैले भनेको तपाईँले टिप्न पनि सक्नुभयो होला, कारोबार विश्लेषण भनेको के रहेछ? कारोबारको पहिचान गर्ने, वर्गीकरण गर्ने, व्याख्या गर्ने, यसको स्वरूप सुनिश्चित गर्ने, यसको प्रकृतिको बारेमा लेखाजोखा गर्ने कार्यलाई नै कारोबार विश्लेषण भनेर बुझिन्छ। यो एक लाइन चाहिँ तपाईँले चाहिँ लेख्नु पऱ्यो। यो कुरा तपाईँको किताबमा हुँदैन, अहिले मैले तपाईँलाई जे जे कुरा भनेको छु सयौँटै किताब तपाईँले जनसुकै राइटरको किताब हेर्दै पनि यसरी उसले डिफाइन गरेको हुँदैन। त्यो भएर डिफाइन चाहिँ नि मैले जे जे गरेर डिफाइन भने तपाईँले लेख्नु होला, अहिले यहीँ लेख्नु होला, किताबमा चाहिँ यो हुँदैन। त्यो भएर मैले अहिले बताएँ यो किताबमा छैन, अहिले यहीँ नै लेख्नुहोस्। म बरु कतिचोटि भन्नुपर्छ म भन्छु। अब कारोबार विश्लेषण चाहिँ के हो त भनेर भन्यो भने, कारोबार विश्लेषण चाहिँ लाई हामीले लेखाङ्कीय समीकरण भनेर पनि बुझ्छौँ। एकाउन्टिङ एनालिसिस इज कल्ड एकाउन्टिङ इक्वेसन। कारोबार विश्लेषणलाई हामीले के भन्छौँ त? एकाउन्टिङ इक्वेसन पनि भनेर भन्छौँ। मैले इङ्ग्लिसमा डिफाइन गर्नु पऱ्यो भने ट्रान्ज्याक्सन्स एनालिसिस, ट्रान्ज्याक्सन एनालिसिस इज कन्सर्न विथ, ट्रान्ज्याक्सन एनालिसिस इज कन्सर्न विथ मेजरिङ द ट्रान्ज्याक्सन, मेजरिङ द ट्रान्ज्याक्सन, मेजरिङ द ट्रान्ज्याक्सन, आइडेन्टिफाई द ट्रान्ज्याक्सन्स, आइडेन्टिफाई द ट्रान्ज्याक्सन, इन्टरप्रिटेसन अफ द ट्रान्ज्याक्सन, इन्टरप्रिटेसन अफ द ट्रान्ज्याक्सन on the basis of their features, on the basis of their features and structure, on the basis of their features and structure. त्यो चाहिँ इङ्ग्लिसमा लेख्ने मान्छेले यसरी लेख्नु पर्यो। एन्ड ट्रान्ज्याक्सन्स एनालिसिस इज अल्सो कल्ड एकाउन्टिङ इक्वेसन। ट्रान्ज्याक्सन एनालिसिस इज अल्सो कल्ड एकाउन्टिङ इक्वेसन। म कमला धामीजीको क्वेसन छु, उत्तर एकछिनमा भनिदिन्छु ल। कमला धामीजीले अलिकति लेख्न बाँकी नै रह्यो, कारोबार विश्लेषण भनेकै के हो भन्ने लेख्न बाँकी रह्यो, कसलेको त कुरै पछाडिको भयो। कारोबार विश्लेषण भनेको के हो नै भन्ने लेखिसकेको छैन मैले, यो पहिला बुझाइसक्छु अनि मात्रै। अनि त्यसपछि फेरि के लेख्नु पऱ्यो? कारोबार विश्लेषणलाई कारोबार एकाउन्टिङ इक्वेसन भनेर पनि बुझिन्छ। एकाउन्टिङ इक्वेसन्स भनेको के हो भनेर भन्यो भने, यसलाई नेपालीमा लेखा समीकरण भनेर भनिन्छ। सम्पत्ति बराबर दायित्व पुँजी र ऋण हुन्छ भन्ने इक्वेसन्सलाई, सम्पत्ति बराबर दायित्व पुँजी प्लस ऋण, त्यसलाई हामीले एकाउन्टिङ इक्वेसन भनेर भन्छौँ। एकाउन्टिङ इक्वेसन भनेको सम्पत्ति जति हुन्छ त्यो सम्पत्ति बराबर नै दायित्व पुँजी र ऋण हुन्छ भन्नेलाई हामीले एकाउन्टिङ इक्वेसन भनेर भन्छौँ। एकाउन्टिङ इक्वेसन इजकल टु एसेट्स इजकल टु लायबिलिटिज प्लस इक्विटी प्लस क्यापिटल, त्यसरी लेख्नु पऱ्यो, त्यसलाई हामी एकाउन्टिङ इक्वेसन भनेर भन्छौँ। त्यो नै कारोबार विश्लेषण हो। लेखा समीकरणको आधारमा हामी कारोबारको विश्लेषण गर्ने हुनाले कारोबार विश्लेषण भन्नाले लेखा समीकरणलाई पनि बुझिन्छ भनेर फेरि हामी कारोबार विश्लेषणको डिफाइन गर्न सक्ने भयौँ। रोशन ग्यावलीजीले सोधेको क्वेसन्सको उत्तर यो हो, यसलाई छोटकरीमा लेख्नु पऱ्यो भने ए इजकल टु एल प्लस ई प्लस सी भनेर हामी लेख्छौँ। लायबिलिटी प्लस इक्विटी प्लस क्यापिटल, त्यो भनेर हामी लेख्न सक्छौँ, त्यसलाई लेखा समीकरण भनेर भन्छौँ। अब अर्को फेरि म बताउँछु, कारोबार विश्लेषण भन्नाले चाहिँ कारोबारहरूलाई दुई पक्षमा, कारोबारलाई दुई पक्षमा उल्लेख गर्ने कार्यलाई पनि कारोबार विश्लेषण भनिन्छ। त्यही तपाईँले बुझ्नु पऱ्यो, डेबिट र क्रेडिटका आधारमा कारोबारहरूलाई दुई पक्षमा उल्लेख गर्ने कार्य कारोबार विश्लेषण हो। त्यही तपाईँ त्यसरी पनि लेख्न सक्नुहुन्छ, दुई पक्ष भनेको डेबिट र क्रेडिट हो, यसमा उल्लेख गर्ने कार्य नै कारोबार विश्लेषण हो। कुन कारोबार डेबिट हो, कुन कारोबार क्रेडिट हो भन्ने कुरा कारोबार विश्लेषणले मात्रै छुट्याउने गर्दछ। कारोबार विश्लेषणले के छुट्याउँछ? कुन कारोबार डेबिट हो र कुन कारोबार क्रेडिट हो भन्ने छुट्याउँछ। द एकाउन्टिङ इक्वेसन्स अर ट्रान्ज्याक्सन्स एनालिसिस आइडेन्टिफाई डेबिट एन्ड क्रेडिट, डेबिट के हो क्रेडिट के हो भन्ने कुरा चाहिँ कारोबार विश्लेषणले छुट्याउने काम गर्दछ। अनि हामीले अर्को पनि के भन्छौँ भने, कारोबार विश्लेषण चाहिँ हामी के को आधारमा गर्छौँ, कसले गर्छ भन्दा अगाडि कारोबार विश्लेषण के को आधारमा गरिन्छ? पहिलो क्वेसन म आफैले क्वेसन बधाई बनाइदिन्छु, तपाईँलाई उत्तर आफै ल्याउँछु। कारोबार विश्लेषण के को आधारमा गरिन्छ? म पोइन्ट पोइन्टमा भन्छु, निम्न आधारमा कारोबारको विश्लेषण गर्ने गरिन्छ। निम्न आधार पहिलो लेख्नुहोस्, कारोबारको प्रकृतिको आधार, अन द बेसिस अफ नेचर अफ ट्रान्ज्याक्सन्स। कारोबारको विश्लेषण हामीले कारोबारको प्रकृतिको आधारमा गर्छौँ, अन द बेसिस अफ नेचर अफ ट्रान्ज्याक्सन्स। नेचर अफ ट्रान्ज्याक्सन भनेको उधारो कारोबार हो कि, नगद कारोबार हो कि, वस्तुसँग सम्बन्धित कारोबार हो कि, सेवासँग सम्बन्धित कारोबार हो कि, मध्यस्थतासँग सम्बन्धित कारोबार हो कि, प्रडक्ट सर्भिस इन्टरमिडिएट, के खालको कारोबार हो त्यो प्रकृतिको आधारमा हामी कारोबारको विश्लेषण गर्ने गर्छौँ। एउटा सम्झिरहनु, कारोबारको विश्लेषण चाहिँ के को आधारमा हुँदो रहेछ, कारोबारको प्रकृतिको आधारमा, अन द बेसिस अफ नेचर अफ ट्रान्ज्याक्सन, पहिलो कुरो। अब अर्को चाहिँ हामीले कारोबारको विश्लेषण के को आधारमा गर्छौँ, दोस्रो दोस्रो चाहिँ मैले के भने, कारोबारको विश्लेषण गर्ने अर्को आधार, अर्को महत्त्वपूर्ण आधार भनेको डेबिट र क्रेडिटको रुल हो। डेबिट क्रेडिटको रुलको आधारमा पनि हामी कारोबारको विश्लेषण गर्ने गर्छौँ। डेबिट र क्रेडिटको नियमहरू हुन्छ, के डेबिट गर्ने, के डेबिट क्रेडिट गर्ने भन्ने नियम हुन्छ। तपाईँले एउटा एकताले बुझिराख्नु होला, तपाईँलाई बुझ्नलाई मैले भनेको, हाम्रो डेबिट र क्रेडिट भनेको कुनै रुलै छैन, एउटा मात्र रुल छ जम्मा, त्यो भनेको आउने जति डेबिट हुन्छ, जाने जति क्रेडिट हुन्छ। यसलाई म छोटकरीमा बुझाउँछु, त्यसपछि अरू तपाईँलाई बताउँदै जाउँ। आउने र जाने मात्रै बुझ्यो भने डेबिट र क्रेडिट बुझ्न सकिन्छ। जस्तै मैले 500 रुपियाँमा सर्ट किनेँ भने सर्ट आयो, पैसा गयो, भनेपछि सर्ट चाहिँ डेबिट भयो, वाट कम्स इन, मैले 500 रुपियाँ दिएर सर्ट आयो, सर्ट आएको हुनाले डेबिट भयो, पैसा गयो, पैसा क्रेडिट भयो। कुनै सरकारी अफिसले एक्सिडेन्टमा हेर्नुहोस् फर्निचर किन्यो, 50 हजारमा फर्निचर किन्यो भने फर्निचर चाहिँ अफिसमा आयो, अफिसको अफिसले चाहिँ पैसा गयो, अफिसबाट पैसा गयो, भनेपछि फर्निचर डेबिट, क्यास क्रेडिट भयो। सबै नियम त्यही हो। अफिसले कम्प्युटर किन्यो, कम्प्युटर डेबिट, क्यास क्रेडिट। फेरि अर्को सम्झिन्छ, अफिसले कसैलाई तलब दियो, स्यालेरी डेबिट, क्यास क्रेडिट। आउने जति सबै डेबिट, जाने जति सबै क्रेडिट हुन्छ। तपाईँले बिस्किट किन्नुभयो 20 रुपियाँको भने पनि बिस्किट्स डेबिट भयो, क्यास क्रेडिट भयो, किनकि पैसा भयो। 500मा ज्याकेट किन्नुभयो, ज्याकेट डेबिट, क्यास क्रेडिट। आउने जति डेबिट र जाने जति क्रेडिट। यति एउटा नियम तपाईँ बुझ्नुहोस्, जो जो तपाईँ कमर्स ब्याकग्राउन्डभन्दा बाहिरको छ, आर्ट साइन्स, ह्युमेनिटिज, सोसियल साइन्स, के विषय पढेर आउनु भएको छ नेपाली, त्यो पढ्ने मान्छेले यति कुरा बुझे पुग्यो, त्योभन्दा बढी बुझ्नु पर्ने जरुरी छैन। आउने डेबिट, जाने क्रेडिट हुँदो रहेछ है यो डेबिट र क्रेडिट भन्ने, त्यो चाहिँ तपाईँलाई अहिले छोटकरीमा बताएँ। यद्यपि डेबिट र क्रेडिटको थुप्रै नियमहरू छ, थुप्रै नियम छन्, यो एउटा मात्रै छैन, 9-10 वटा नियम छ, त्यसको आधारमा हामी डेबिट र क्रेडिट गर्छौँ। तर सरकारी लेखाको लागि चाहिँ यति एउटा आउने डेबिट, जाने क्रेडिट भरमा नै सरकारी लेखाको सबै डेबिट क्रेडिटको नियम यही एउटा सिद्धान्तले पुग्छ, अरू जरुरी छैन। त्यसको लागि हामीले के बुझ्नु पऱ्यो भने, पहिला हामीले अहिले के बुझाउन लागिरहेको थिएँ मैले भने, कारोबारको विश्लेषण चाहिँ एउटा प्रकृतिको आधारमा हुँदो रहेछ, अर्को चाहिँ डेबिट र क्रेडिटको आधारमा हुँदो रहेछ भनेर दुइटा मात्रै मैले बताएको छु। डेबिट र क्रेडिटको नियमको आधारमा पनि हामीले कारोबारको विश्लेषण गर्दो रहेछौँ। डेबिट र क्रेडिटको नियम चाहिँ थुप्रै रहेछन्, एउटा नियम चाहिँ आउने जति डेबिट, जाने जति क्रेडिट रहेछ। अरू नियम पनि म भनिदिन्छु, डेबिट द रिसिभर, क्रेडिट द गिभर भन्ने पनि हुन्छ, प्राप्त गर्ने डेबिट, दिने क्रेडिट हुन्छ। यो कमर्स बाहेक अरू मान्छेले बुझ्नु जरुरी छैन, यो त्यतिकै उसले ए अरू पनि हुन्छन् कि भने उसको मनमा लागेर आएकोलाई तृप्ति बनाउनलाई मात्रै भनिदिएको मैले, अरू केही पनि होइन। अर्को छ नि एक्सपेन्सेस लसेस, डेबिट लस भयो भने डेबिट, तपाईँको गेन भयो भने क्रेडिट, नाफा भयो भने क्रेडिट हुन्छ, त्यो नियम पनि छ। तिनवटा नियम त यहीँ भइहाल्यो। सम्पत्ति बढ्यो भने डेबिट हुन्छ, एसेट्स इन्क्रिज, त्यसलाई हामीले डेबिट भनेर भन्छ। खर्च बढ्यो भने डेबिट हुन्छ, एक्सपेन्डिचर इन्क्रिज, डेबिट हुन्छ। नोक्सानी बढ्यो भने डेबिट हुन्छ, इफ लसेस इज इन्क्रिज, त्यो पनि डेबिट हुन्छ। त्यस्तै तपाईँले हामीले अर्को अर्को पनि सँगसँगै छ, क्यापिटल बढ्यो भने क्रेडिट हुन्छ, लायबिलिटिज बढ्यो भने क्रेडिट हुन्छ, यो नियम हो, यो पनि बताए। बोरोइङ बढ्यो भने क्रेडिट हुन्छ, नाफा बढ्यो भने क्रेडिट हुन्छ, यति नियम छन् यसका। यी सब नियम तपाईँले बुझ्न जरुरी छैन, जहाँमा लेख्न नि पर्दैन, मात्र तपाईँले सरकारी लेखाको हिसाबले भन्यो भने आउने जति डेबिट हुँदो रहेछ, जाने जति क्रेडिट हुँदो रहेछ, तर डेबिट क्रेडिटका थुप्रै नियम हुँदो रहेछन् भनेर बुझ्नु पर्यो। यो तपाईँलाई मैले बताएको भयो। यहाँ अहिले मानव बाबु थापा भन्ने कमर्स पढाएको मान्छे हुनुहुँदो रहेछ, तपाईँको त्यहीँ राखिराख्नु, अहिले बताउँला कुरा। अब हामीले के बुझ्नु पऱ्यो भने, यो चाहिँ हामीले अहिले बुझाइरहेको के त भने, डेबिट क्रेडिटको नियमहरू हुँदो रहेछ, त्यो डेबिट क्रेडिटको नियमको आधारमा पनि हामी कारोबारको विश्लेषण गर्दा रहेछौँ। कारोबारको विश्लेषणको पहिलो आधार, कारोबारको प्रकृतिको आधार, पहिलो आधार। दोस्रो नम्बर मैले के भने, डेबिट र क्रेडिटको आधारमा पनि हामी कारोबारलाई चाहिँ विश्लेषण गर्छौँ। एउटा कारोबारको प्रकृतिको आधारमा, अर्को डेबिट र क्रेडिटको आधारमा हामी कारोबारको विश्लेषण गर्यौँ। दुईवटा मात्रै पोइन्ट भनेको छु मैले, कारोबार विश्लेषण के का आधारमा गरिन्छ भन्दाखेरि, मैले दुईवटा पोइन्ट भने, एउटा कारोबारको प्रकृतिको आधारमा, अर्को डेबिट र क्रेडिटको आधार, दोस्रो है। तेस्रो, कारोबारको विश्लेषण चाहिँ अकाउन्ट्सको आधारमा गरिन्छ, खाताको आधारमा पनि गरिन्छ, डेबिट क्रेडिटको नियम मात्र नभएर खाताको आधारमा पनि गरिन्छ। खाताको आधारमा डेबिट क्रेडिट गरिन्छ मात्रै होइन, खाताको आधारमा कारोबारको विश्लेषण गरिन्छ। transactions are analyzed on the basis of account. Basically, there are three accounts: real account, personal account, nominal account. डेबिट क्रेडिट गर्ने प्रयोजनको लागि हामीले खातालाई रियल एकाउन्ट, पर्सनल एकाउन्ट र नोमिनल एकाउन्ट भन्छौँ। त्यो खाताको आधारमा पनि हामी डेबिट र क्रेडिट गर्न सक्छौँ। त्यो मात्रै होइन, रियल र पर्सनल नोमिनल एकाउन्टको आधारमा मात्रै होइन, ती बाहेक अरू खाता पनि छन्। एसेट्स एकाउन्ट, लाइब्रेटिज एकाउन्ट, रिसिप्ट एकाउन्ट, पेमेन्ट एकाउन्ट, क्यास एकाउन्ट, त्यसको आधारमा पनि हामी डेबिट र क्रेडिट गर्न सक्छौँ। यसरी चाहिँ हामीले डेबिट क्रेडिट गर्नको लागि चाहिँ खाताहरू, विभिन्न खाताहरू हुँदो रहेछन्। रियल एकाउन्ट, पर्सनल एकाउन्ट, नोमिनल एकाउन्ट, एसेट्स एकाउन्ट, रिसिप्ट एकाउन्ट, पेमेन्ट एकाउन्ट, लाइब्रेटिज एकाउन्ट, क्यास एकाउन्ट, विभिन्न खाताहरू हुँदछन्। त्यो खाताको आधारमा पनि कारोबारको विश्लेषण गर्न सकिन्छ। एउटा चाहिँ नि मैले सुरुमै भनेको थिएँ, डेबिट क्रेडिटको आधारमा गर्ने, प्रकृतिको आधारमा गर्ने, तेस्रो नम्बर चाहिँ खाताको आधारमा गर्ने। तिनवटा पोइन्ट भने मैले कारोबारको विश्लेषणको आधार के भने तिनवटा। चौथो, कारोबारको विश्लेषण चाहिँ हामी विनिमयको आधारमा पनि गर्छौँ, एक्सचेन्जको आधारमा। एक्सचेन्ज चाहिँ हामीले के दिएर के लिन्छौँ भन्ने आधारमा पनि गर्छौँ। कहिलेकाहीँ वस्तु विनिमय पनि हुन्छ, क्यास ट्रान्जेक्सन नगरेर वस्तुको पनि ट्रान्जेक्सन गरिन्छ। त्यसैले एक्सचेन्जको आधारमा, विनिमयको आधारमा पनि कारोबारको विश्लेषण गरिन्छ। अर्को हामीले गर्छौँ फेरि कारोबारको विश्लेषण चाहिँ हामीले गर्ने अरू आधार पनि छन्, बताउँदै जान्छु, त्यसको सुन्दै जाने। कानुनी आधारलाई पनि हामीले कारोबार विश्लेषणको रूपमा ल्याउँछौँ। कानुनी आधार, कानुन चाहिँ कस्तो बनायौँ भन्दाखेरि चाहिँ त्यो चाहिँ अहिले हामीले कुन कुन कुराहरूलाई केमा समावेश गर्ने भनेर भनिदिएको हुन्छ कानुन। यही कुरालाई चाहिँ यसमा समावेश गर। जस्तै कम्पनी एक्टले चाहिँ के भन्यो भन्दा, तिमीले चाहिँ यो वित्तीय विवरण चाहिँ यी बनाउनुपर्छ भनेर भन्यो उनले, कम्पनी एक्टले। यो हाम्रो कम्पनी ऐनले चाहिँ कुनै पनि संस्थाले यस्तो यस्तो विवरण बनाउनुपर्छ भन्दा बित्तिकै कारोबारको विश्लेषण हामीले कानुनी आधारमा नै गर्नु पर्छ। त्यो कम्पनी ऐनले के भनेको छ त्यसको आधारमा पनि हामी कारोबारको विश्लेषण गर्ने गर्छौँ। त्यसरी कारोबारको विश्लेषण गर्ने चाहिँ आधारहरू ऐन नियम पनि रहेछ भनेर हामीले बुझ्नुपर्छ। अर्को फेरि कारोबारको विश्लेषण हामी त्यसको आधारमा पनि गर्छौँ, शीर्षकको आधारमा पनि गर्छ, अन द बेसिस हेडिङ्स। विशेष गरिकन सरकारको चाहिँ कारोबारको विश्लेषण गर्दा हामी हेडिङ्सको आधारमा गर्छौँ। त्यो चालु हो कि पुँजीगत हो कि कुन हेडिङ्समा छ त्यो, त्यसको आधारमा पनि हामी कारोबार विश्लेषण गर्छौँ। शीर्षकको आधारमा, कारोबारको शीर्षकको आधारमा पनि हामीले कारोबारको विश्लेषण गर्ने गर्दछौँ। मैले पोइन्ट पोइन्ट बताएको के को आधारमा कारोबारको विश्लेषण गरिन्छ। अर्को कारोबारको विश्लेषण गर्ने चाहिँ हामीले हेडिङ्स मात्र नभएर सङ्केतको आधारमा पनि अहिले कारोबारको विश्लेषण गरिन्छ। सङ्केत, कारोबारलाई बुझ्न विश्लेषण गर्नको लागि अहिले एउटा कोड दिने गरिएको छ। इन्टरनेसनल मोनिटरी फन्डले, आइएमएफले चाहिँ गभर्मेन्ट फाइनान्स स्टाटिस्टिक्स भनेर एउटा कोडै दिएको छ सरकारी कारोबार गर्नको लागि। सरकारी कारोबारलाई उसले कोड दिएको छ, सङ्केत दिएको छ, अङ्क दिएको छ। अङ्कको आधारमा हामीले यो कति अङ्कको, जस्तो 20211 भन्नु तलबलाई बुझ्छ, त्यो चाहिँ 20212 भन्नु भत्तालाई बुझ्छ। हामीले विश्लेषण के को आधारमा गर्ने भयो त भन्दा कोडको आधार अथवा सङ्केतको आधार। यसरी कारोबारको विश्लेषण चाहिँ हामी फेरि सङ्केतको आधारमा पनि गर्दो रहेछौँ भनेर भन्नु। अर्को पनि फेरि म तपाईँलाई बताउँछु, कारोबारको विश्लेषण त्यो मात्रै आधार छैन, अरू आधार पनि। सरकारले चाहिँ राजस्व खर्चको वर्गीकरण गर्दै आउँछ, सरकार क्लासिफिकेसन गर्दै आउँछ, क्लासिफिकेसन अफ ट्रान्ज्याक्सन्स बाई द गभर्मेन्ट। गभर्मेन्ट अथोरिटीले चाहिँ कारोबारहरूको चाहिँ क्लासिफिकेसन गरेको हुन्छ, त्यसको आधारमा पनि हामीले कारोबारको विश्लेषण गर्ने गर्दछौँ। कारोबारको विश्लेषण चाहिँ गभर्मेन्ट क्लासिफिकेसन अथवा कारोबारको क्लासिफिकेसनको आधारमा पनि हामीले यसो कारोबारहरूको विश्लेषण गर्दछौँ। यदि कुरा मैले तपाईँलाई के बताएँ भने कारोबार विश्लेषण भनेको के हो, कारोबार विश्लेषण के आधारमा गरिन्छ लेख्नुहोस् भन्यो भने हामीले अहिले मैले भनेको कुरा उत्तर प्लस यसरी बुझ्नु पर्यो। 3E को बेस हुँदैन, इकोनोमी, इफिसियन्सी, इफेक्टिभनेस भन्नेको बेस हुँदैन। रोशन ग्यावालीजी त्यो नमिलेको हुनाले मैले नमिलेको कुरा नमिलेको भनिदिइहाल्छु ल। इकोनोमी, इफिसियन्सी, इफेक्टिभनेस भन्ने लेखा परीक्षण हो, यता 3E भन्ने यहाँ लेखामा चाहिँ त्यसको आधारमा हामी वर्गीकरण गर्दा नगर्ने पछिको पार्टमा नजाउँ। अब हामीले के बुझ्नु पर्यो भने, यति बुझिसकेपछि कारोबारको विश्लेषणको कुरा बुझ्दा हामीले चाहिँ अब यसको सँगसँगै चाहिँ सरकारी आर्थिक कारोबारहरूलाई गभर्मेन्ट ट्रान्ज्याक्सन पनि भन्छ, सरकारको लेखाको कारोबार, वित्तीय कारोबार पनि भनेर भन्छ। गभर्मेन्ट ट्रान्ज्याक्सन्स र इकोनोमिक ट्रान्ज्याक्सन आर कल्ड फाइनान्सियल ट्रान्ज्याक्सन्स, त्यो पनि भन्छ हाम्रो। यसको के आधार छन्, सिद्धान्त छन् म अहिले कुरा गरौँला। अहिले मैले वर्गीकरण र विश्लेषण मात्रै बनाएँ, के आधारमा सरकारी कारोबारको विश्लेषण गरिन्छ भनेर मैले यहाँहरूलाई बताएँ। अनि त्यसपछि यो बताउने क्रममा डेबिट क्रेडिटको रुलको पनि अलिकति बताएँ मैले, खाताको बारेमा पनि अलिकति बताएँ। अनि त्यहाँ बुझ्नु भने केही भने लेख्ने च्याट बक्स छँदैछ, म तपाईँले सोधेको सबै कुराको उत्तर दिन्छु, टेन्सन जे जे आउँदैन तपाईँहरू सबैले त्यहाँ जो जसलाई जे जे सोध्न मन लागिरहेको त्यहाँ खुइँ खुइँ लेख्दै गयो भन्छ तपाईँहरूले, मैले सुई सुई भन्दै जान्छु तपाईँलाई जे जे सोध्न मन लाग्छ सोध्नुहोस् ल, सोधिराख्नु, सोध्नलाई चाहिँ हेजिटेट नगर्नु होला, नेपाली इङ्ग्लिस रोमन जे आउँछ त्यहाँ लेख्नुहोस् म बताइदिइहाल्छु, सानो सानो कुरा पनि सोध्नुहोस्, एकदमै सानो सानो कुरा पनि तपाईँलाई जे आउँदैन त्यो सोधिहाल्नुहोस्। अब मैले सिलेसन यो सिलेबसको कुरा गर्दाखेरि चाहिँ मैले के भनेको थिएँ भने अब यहाँ के बाँकी छ म त्यसैको बारेमा कुरा गरौँ, त्यसपछि गएर तपाईँलाई मैले अब बताएँ यसमा अर्को कारोबारको विश्लेषणपछि प्रारम्भिक लेखाङ्कन भने खातामा प्रविष्टि भने, त्यसपछि प्रतिवेदनको कुरा पनि म एकताली गर्छु अनि मात्र हामी अर्कोमा लागौँ। प्रतिवेदन भनेको के हो भन्ने कुरा बताउँछु, भनिदिन्छु विश्व हाम्रो कि गुनु राईले सोध्नु भएको छ, गुड गुड सोध्नु सोध्नु के छ कारोबार विश्लेषणको आधार, एउटा चाहिँ कारोबारको प्रकृति, पहिला चाहिँ कारोबारको प्रकृति है, कारोबारको प्रकृति र कारोबारको प्रकार, टाइप्स एन्ड नेचर अफ ट्रान्ज्याक्सन्स यसरी भन्न सक्नुहुन्छ। अर्को डेबिट र क्रेडिट, डेबिट र क्रेडिट दुई पक्ष हुन्छ, त्यो डेबिट र क्रेडिटको आधारमा पनि हामी कारोबारको विश्लेषण गर्छौँ। दोस्रो तेस्रो कारोबारको विश्लेषण गर्ने भनेको कानुनी आधार पनि हो, कम्पनी ऐनको आधारमा पनि कम्पनी ऐनले के कुराहरू भनिरहेको हुन्छ त्यसको आधारमा पनि गर्छौँ। अर्को शीर्षकको आधारमा पनि गर्छौँ, अन द बेसिस अफ हेडिङ्स त्यसको आधारमा पनि गर्छौँ। अर्को गभर्मेन्ट क्लासिफिकेसन, सरकारले जे जे क्लासिफाई गर्दैछ त्यसको आधारमा पनि गर्छौँ। अर्को एकाउन्टिङ इक्वेसन्स त्यसको आधारमा पनि गर्छौँ। अर्को चाहिँ हामीले अकाउन्ट्स, टाइप्स अफ एकाउन्ट्सको आधारमा पनि गर्छौँ, खाताका प्रकारको आधारमा पनि हामीले कारोबारको विश्लेषण गर्छौँ। अर्को सङ्केतको आधारमा पनि गर्छौँ, अन द बेसिस अफ यो त्यसलाई हामीले गभर्मेन्ट फाइनेन्स स्ट्राटेजी भनेर भन्छौँ, खाता सूची भन्छ नेपालमा भन्दा, त्यसको आधारमा पनि हामी विश्लेषण गर्छौँ। यो चाहिँ नि पोइन्टहरू मैले बुनु राईजीलाई बताइदिएँ, अरू कसैले पनि आएको छ भनेदेखि त्यहाँ बताइदिउँला। अब इम्पोर्टेन्स अफ ट्रान्ज्याक्सन्स एनालिसिस मैले अघि भनिरहेकै थिएँ, रामबहादुर बुद्धजी, प्रेमबहादुर बुद्धजी मैले अघि नै बताएको थिएँ यो ट्रान्ज्याक्सन्सको एनालिसिसको महत्त्व किन छ भन्दा, एउटा यसले कारोबारको पहिचान गर्न वर्णन गर्न मद्दत पुऱ्याउँछ, यसले कारोबारको लेखाङ्कनलाई कानुनी रूप दिन्छ भनेको थिएँ, कारोबारको अस्तित्वलाई प्रमाणित गर्छ यसले ट्रान्ज्याक्सनले, अनि यो एनालिसिसबाट वित्तीय प्रतिवेदन तयार गर्न सहज हुन्छ, यो नगरिकन हामीले वित्तीय प्रतिवेदनै तयार गर्न सक्दैन, त्यसको लागि पनि यो इम्पोर्टेन्ट छ। अर्को यसले कारोबारलाई यसले छुटाउँदैन, मिसलिड हुन दिँदैन, कारोबारलाई गलत व्याख्या हुन पनि दिँदैन, यसले सही किसिमको व्याख्या र विश्लेषण गर्छ कारोबारको, त्यस कारणले पनि ट्रान्ज्याक्सन एनालिसिस जरुरी छ। अर्को कारोबारको आकार पत्ता लगाउनुको लागि, कुन आकारको कारोबार छ, कति परिमाणमा छ भन्ने पत्ता लगाउनलाई पनि ट्रान्ज्याक्सन एनालिसिस महत्त्वपूर्ण हुन्छ। कारोबारको गति, स्पिड के छ, इनफ्लो आउटफ्लो अथवा कारोबारमा हुने मुभमेन्ट, यसो गतिशीलता कतिको छ भन्ने कुरा थाहा पाउनुको लागि पनि ट्रान्ज्याक्सन एनालिसिस महत्त्वपूर्ण हुन्छ। यो कुरा चाहिँ तपाईँले प्रेमबहादुर बुद्धजीले चाहिँ इम्पोर्टेन्स अफ ट्रान्ज्याक्सन्स एनालिसिसको बारेमा यी कुराहरू हजुरले लेख्न सक्नुहुन्छ। यसले कारोबारलाई कोडिङ गर्न, डिकोडिङ गर्न मद्दत पुऱ्याउँछ, त्यस कारणले पनि इम्पोर्टेन्स चाहिँ लेख्न सक्नुहुन्छ। कारोबारलाई यसले चाहिँ यसले कारोबार विश्लेषणले चाहिँ कारोबारलाई चाहिँ यो कानुनी आधार दिने, स्वीकृति दिने काम पनि गर्छ यसले। त्यो कारोबार विश्लेषणकै आधारमा हामीले चाहिँ कारोबारको आयतन थाहा पाउन सक्छौँ, स्पिड थाहा पाउन सक्छौँ, यो कुराहरू पनि हजुरले लेख्न सक्नुहुन्छ इम्पोर्टेन्स अफ ट्रान्ज्याक्सन एनालिसिसमा। अरू यो पहिला पनि भनेको थिएँ मैले, त्यहाँ छुट्याएको थियो होला हजुरको, अब अहिले यसलाई समावेश गर्नुभएपछि भयो है त। यो बारेमा अरू केही सोध्नु मन लाग्छ कसैलाई त्यहाँ च्याट बक्समा लेखिराख्नु होला, हाम्रो प्रेमजीले जस्तै, हाम्रो बुनु राईजीले जस्तै, त्यहाँ के बुझेको छैन, जे बुझेको छैन लेख्नुहोस्, मलाई दुईचोटि तिनचोटि सोध्नु पऱ्यो भने टेन्सन नलिनुहोस्, जतिचोटि सोधे नि भनिदिन्छु मैले, तपाईँ त्यहाँ लेख्नुहोस् म भनिदिइहाल्छु ल, प्लिज ल लेख्नुहोस् जानुहोस् च्याट बक्समा। अब पहिला चाहिँ यो अर्को पाठको बारेमा कुरा गरौँ, हाम्रो सरकारी आर्थिक कारोबारको प्रतिवेदन भनेर भनेको छ। आर्थिक कारोबारको प्रतिवेदन के हो त, प्रतिवेदन भन्नाले के बुझिन्छ भन्ने आफूले पहिला म बुझाउँ। रिपोर्टिङ भनेको कारोबारहरूको चाहिँ कारोबारहरू तयार भइसकेपछि, कारोबारहरूको प्रविष्टि पनि भइसकेपछि, जर्नल पनि भइसकेपछि, लेजर पनि भइसकेपछि, कारोबारहरूको संक्षिप्त, कारोबारहरूको संक्षिप्त जानकारी दिने कामलाई हामीले रिपोर्टिङ भनेर भन्छौँ। यो भनेको प्रतिवेदन भन्दा बित्तिकै हामीले फाइनान्सियल स्टेटमेन्ट भनेर भन्छ इङ्ग्लिसमा, त्यसलाई चाहिँ हामीले प्रतिवेदन भनेर भन्छौँ। एउटा कुनै संस्था वा निकायले एउटा निश्चित समय अवधि भरे गरेका कारोबारहरूको सारांशलाई नै हामीले प्रतिवेदन भनेर भन्छौँ। एउटा कुनै निकायको निश्चित समय अवधि भरेका कारोबारहरूको सारांश नै प्रतिवेदन हो। पहिला यसरी बुझ्नु, प्रतिवेदन भन्नाले के बुझिन्छ हामीलाई सोध्यो, वित्तीय प्रतिवेदन के हो भनेर सोध्यो भनेदेखि हामीले के गर्नु पर्यो, कुनै संस्था वा निकायको एक निश्चित समय अवधि भरिको कारोबारहरूको सारांशलाई वित्तीय प्रतिवेदन भनिन्छ, यसरी हामीले बुझ्नु पर्यो। फाइनान्सियल स्टेटमेन्ट आर दि समरी अफ ट्रान्ज्याक्सन्स अफ ए गिभेन टाइम पिरियड। फाइनान्सियल स्टेटमेन्ट आर दि समरी अफ दि ट्रान्ज्याक्सन्स अफ गिभेन पिरियड अर गिभन अफ टाइम, त्यो भन्ने पनि भन्छ गिभेन पिरियड अथवा गिभेन पोइन्ट अफ टाइम, त्यसरी हामीले बुझ्नु पर्यो। अब यसरी हामीले के बुझिरहनु पर्यो भने प्रतिवेदन पहिला इम्पोर्टेन्ट, यो हामीले पहिला प्रतिवेदनको बारे कुरौँ। मन्जिता पोखरेलजी, पहिला मैले यहाँ प्रतिवेदन भन्ने बुझाइरहेको छु, लेख्नुहोस् है प्रतिवेदन, अनि मात्रै तपाईँको खातामा प्रविष्टिको मेथडको बारेमा अहिले बताउँ। अनि यो प्रतिवेदन भने रिपोर्टिङ भने के रहेछ त, एक निश्चित समय अवधिभरिका कारोबारहरूलाई को सारांशलाई नै हामीले वित्तीय प्रतिवेदन भनेर भन्छौँ। त्यो वित्तीय प्रतिवेदनलाई हामीले फाइनान्सियल इन्फर्मेसन भनेर पनि भन्छ, वित्तीय प्रतिवेदनलाई वित्तीय जानकारी वा वित्तीय सूचना पनि भन्ने गरिन्छ। तर तिनीहरू चाहिँ मात्र वित्तीय सूचनामा जानकारीहरू मात्रै होइन, त्योभन्दा बढी हुन्, दे आर बियोन्ड दि फाइनान्सियल इन्फर्मेसन एन्ड ट्रान्ज्याक्सन्स, बियोन्ड दि फाइनान्सियल इन्फर्मेसन एन्ड ट्रान्ज्याक्सन्स, त्योभन्दा पनि बढी हो, दे आर एक्सेस देन दि फाइनान्सियल स्ट्रेट फाइनान्सियल इन्फर्मेसन एन्ड ट्रान्ज्याक्सन, तिनीहरूभन्दा पनि बढी हो तिनीहरू भन्ने बुझ्नु, त्यसले मात्र वित्तीय जानकारी वा सूचनाहरू हुन् भनेर नै मिल्दैन, त्योभन्दा बढी हुन् भनेर भन्नु। फाइनान्सियल स्टेटमेन्टमा फाइनान्सियल पोलिसी के हो, वाट इज द फाइनान्सियल पोलिसी अफ अ इन्स्टिट्युसन्स, वाट आर द बेसिक एकाउन्टिङ प्रिन्सिपल्स, वाट आर दि फर्म्याट अफ एकाउन्टिङ, एभ्रिथिङ आर मेन्सन इन फाइनान्सियल स्टेटमेन्ट। वित्तीय विवरणमा चाहिँ संस्था वा कम्पनीको लेखा नीति के हो, लेखाको ढाँचा के हो, कस्तो प्रकारको उसले लेखाको विवरणहरू उपलब्ध गराएको छ, कसरी उसको व्याख्या र विश्लेषण गरिएको छ भन्ने कुराहरू पनि वित्तीय प्रतिवेदनमा उल्लेख गरिएको हुन्छ। त्यसैले वित्तीय प्रतिवेदन भनेको वित्तीय जानकारीहरू मात्र होइन, वित्तीय सारांश मात्र होइन, त्यसको व्याख्या विश्लेषण, त्यस सम्बन्धी नीतिहरू, त्यसको चाहिँ पुष्ट्याइ र त्यस सम्बन्धी टिपोर्टहरू समेत भएको एकीकृत दस्तावेजलाई हामीले वित्तीय विवरण भनेर बुझ्छौँ भनेर यसरी तपाईँले लेख्नु पऱ्यो है। यो चाहिँ के हो वित्तीय प्रतिवेदन अथवा वित्तीय विवरण भनेर भन्यो भनेदेखि हामीले यसरी फाइनान्सियल रिपोर्टिङलाई हामीले फाइनान्सियल स्टेटमेन्ट भनेर भन्छौँ। अब हाम्रो यहाँ म्यामले के सोध्नु भएको छ भने, हाम्रो यो मन्जिता पोखरेलजीले सोधेको कुरा तपाईँहरू सबैलाई जरुरी छ, किनकि बेसिक कुरा सोध्नु भएको छ भने राम्रै कुरा सोध्नु भएको छ। खातामा हामी कसरी प्रविष्टि गर्छौँ मलाई एकदमै सोधे, खातामा प्रविष्टि गर्नको लागि हामीले विभिन्न विधिहरू प्रयोग गर्ने गर्दछौँ, विभिन्न विधिका आधारमा हामीले खातामा प्रविष्टि गर्ने गर्दछौँ, बताउँछु म। विशेष गरिकन डेबिट क्रेडिटको नियमको आधारमा खातामा प्रविष्टि गरिन्छ, एउटा खातामा प्रविष्टि गर्ने पहिलो आधार हो डेबिट क्रेडिटको नियम। खातामा प्रविष्टि के का आधारमा गरिन्छ, कुन मेथडको आधारमा गरिन्छ भन्नुभएको छ, कुन पद्धतिका आधारमा खातामा प्रविष्टि गरिन्छ, थ्रु विच मेथड्स ट्रान्ज्याक्सन्स आर रेकर्ड इन एकाउन्ट्स भनेर भन्यो भने के लेख्नु भने, एउटा त रुल अफ डेबिट एन्ड क्रेडिट, डेबिट क्रेडिटको नियमको आधारमा खातामा प्रविष्टि गरिन्छ, त्यसको पद्धति नै त्यही हो एउटा। अर्को खातामा प्रविष्टि गर्ने तरिका भनेको के हो भने, मेजर अफ ट्रान्ज्याक्सन पनि हो, डेबिट हो कि क्रेडिट हो का हेरेरै बुझिन्छ। खर्च भनेको डेबिट हो, आम्दानी भनेको क्रेडिट हो, सम्पत्ति भनेको डेबिट हो, बिक्री भनेको क्रेडिट हो। यसै खाताको के भन्छ, यो कारोबारको प्रकृतिको आधारमा पनि हामी बुझ्छौँ, त्यसैले कारोबार पनि खातामा प्रविष्टि गर्ने एउटा आधार रहेछ, तरिका रहेछ भनेर बुझ्नु। डेबिट क्रेडिटको नियम हो, त्यसपछि गएर सँगसँगै चाहिँ यो खाताको प्रकृति पनि यसको खातामा प्रविष्टि गर्ने पद्धति हो। तेस्रो चाहिँ खातामा प्रविष्टि गर्ने पद्धति के हो भनेर हामीलाई सोध्यो, फेरि भने कस्तो मेथडबाट हामी खातामा प्रविष्टि गर्छौँ भनेर भन्ने, दोहोरो लेखा प्रणालीको सिद्धान्तको आधारमा खातामा प्रविष्टि गरिन्छ। खातामा प्रविष्टि गर्ने पद्धति नै दोहोरो लेखा प्रणाली, दोहोरो लेखा प्रणालीको सिद्धान्त, त्यसको आधारमा हामी खातामा प्रविष्टि गर्छौँ। त्यो भनेको डबल इफेक्ट एन्ड इक्वल इफेक्ट प्रिन्सिपलको आधारमा खातामा प्रविष्टि गरिन्छ। डबल इफेक्ट भनेको दुईवटा खातामा प्रभाव पर्ने, इक्वल इफेक्ट भनेको बराबर प्रभाव पर्ने, त्यो चाहिँ मेथड हो। बराबर प्रभाव र दोहोरो प्रभाव हुने गरी खातामा प्रविष्टि गरिन्छ, एउटा डेबिट क्रेडिटको नियमको आधारमा खाता प्रविष्टि गरिन्छ, अर्को चाहिँ मैले के भने भन्दाखेरि चाहिँ प्रकृतिको आधारमा, खाताको प्रकृतिको आधारमा पनि खातामा प्रविष्टि गरिन्छ, अर्को सँगसँगै मैले के पनि भने भने डेबिट क्रेडिटका सिद्धान्तको आधारमा पनि हामीले दोहोरो लेखा प्रणालीको सिद्धान्तको आधारमा पनि खातामा प्रविष्टि गरिन्छ। डेबिट क्रेडिटको नियमको आधारमा, दोहोरो लेखा प्रणालीको आधारमा खातामा प्रविष्टि गरिन्छ। अर्को खातामा प्रविष्टि गर्ने मेथड भनेको थ्रु जर्नल, जर्नलको आधारबाट पनि हामी खातामा प्रविष्टि गर्छौँ। प्रारम्भिक लेखाङ्कनमा चढाएको कुरालाई हामी खातामा प्रविष्टि गर्नुपर्ने हुन्छ। त्यो मेथड भनेको के रहेछ त, पहिला जर्नलमा जाने अनि जर्नलबाट चाहिँ खाता ट्रान्सफर गर्नु, ट्रान्सफर फ्रम जर्नल। मेथड के हो त भने ट्रान्सफर फ्रम जर्नल इन डिफ्रेन्ट बुक्स, इन रिक्वायर्ड बुक्स, चाहिने किताबमा जर्नलबाट ट्रान्सफर गर्ने मेथडबाट पनि हामी खातामा प्रविष्टि गर्न सक्छौँ। अनि खातामा प्रविष्टि गर्नको लागि हामीले एउटा इक्वेसन्स, इक्वेसनको आधारमा पनि हामी खातामा प्रविष्टि गर्छौँ। एकाउन्टिङ इक्वेसनको आधारमा एसेट्स इज इक्वल टु लायबिलिटिज प्लस इक्विटी प्लस क्यापिटल भन्ने एकाउन्टिङ इक्वेसनको मेथडको आधारमा, एकर्डिङ टु द एकाउन्टिङ इक्वेसन मेथड ट्रान्जेक्सन्स आर इन्ट्री इन बुक्स अफ एकाउन्ट्स भनेर हामी इङ्ग्लिसमा भन्नु पऱ्यो भने त्यो लेख्नु पऱ्यो। यसरी खातामा प्रविष्टि गर्ने तरिका के हुन् भनेर भन्यो भने यी तरिकाहरू तपाईँले लेख्नु पऱ्यो। खाता प्रविष्टिको मेथड भन्दा बित्तिकै हामीले यसरी बुझ्नु पऱ्यो। यो हाम्रो मन्जिताजीले सोधेको कुराको भयो, अरूले पनि कुनै सोध्न मन लाग्छ भने त्यहाँ लेख्नु पऱ्यो। मैले चाहिँ अहिले प्रतिवेदनको बारेमा कुरा गर्दै थिएँ, प्रतिवेदनको के हो भनेर त मैले बुझाएँ। सरकारी आर्थिक कारोबारमा हामी के कस्तो प्रतिवेदन बनाउँछौँ भनेर भन्यो, सरकारी आर्थिक कारोबारमा हामी कस्तो प्रतिवेदन बनाउँछौँ भनेर भन्यो। सरकारी आर्थिक कारोबारमा दैनिक, मासिक, वार्षिक र एकीकृत प्रतिवेदन, चारवटा प्रतिवेदन भन्छ। दैनिक प्रतिवेदन, मासिक प्रतिवेदन, वार्षिक प्रतिवेदन र चौथोमा चाहिँ एकीकृत प्रतिवेदन। यो चारवटा प्रतिवेदनहरू चाहिँ हामीले यो तपाईँको चाहिँ सरकारी आर्थिक कारोबारको लागि चारवटा प्रतिवेदनहरू बनाइन्छ। दैनिक प्रतिवेदन पनि बनाउँछौँ, मासिक पनि बनाउँछौँ, वार्षिक पनि बनाउँछौँ, एकीकृत पनि बनाउँछौँ, यसरी बुझ्नु पर्यो। सँगसँगै सरकारी आर्थिक कारोबारहरूको प्रतिवेदनमा विशेष त प्राप्ति र भुक्तानीको प्रतिवेदन, राजस्व र खर्चको, राजस्व खर्च, वित्तीय व्यवस्था, सम्पत्ति, सरकारी सम्पत्ति, जिन्सी, सरकारी सम्पत्ति तथा जिन्सीको प्रतिवेदन तयार गर्ने गरिन्छ, यसरी बुझ्नु पर्यो। सरकारी कारोबारहरूको वित्तीय प्रतिवेदन भन्नाले के कुरा, राजस्वको, खर्चको, जिन्सीको, सरकारी सम्पत्तिको, ऋण लगानी जस्ता कुराहरूको एकमुष्ट प्रतिवेदनलाई हामीले एकीकृत वित्तीय प्रतिवेदन भनेर भन्छौँ। भने सरकारको वित्तीय प्रतिवेदनमा पनि खर्च, आम्दानी, जिन्सी, राजस्व, धरोटी, सरकारी ऋण, वैदेशिक सहायता, लगानी जस्ता कुराहरूलाई समावेश गरेर सरकारी आर्थिक कारोबारको वित्तीय प्रतिवेदन तयार गर्ने गरिन्छ। यसरी तपाईँले सरकारी आर्थिक कारोबारको वित्तीय प्रतिवेदनमा के पर्छ भनेर भन्यो भने यी शीर्षकहरू हालेर वित्तीय प्रतिवेदन बनाइन्छ भने लेख्नु पऱ्यो। अनि सरकारी आर्थिक कारोबारको यो वित्तीय प्रतिवेदनहरू बनाउँदा हामीले के बनाउँदो रहेछौँ, राजस्वको बनाउँदो रहेछौँ, खर्चको बनाउँदो रहेछ, जिन्सीको हुँदो रहेछ, धरोटीको हुँदो रहेछ, तपाईँ बुझिराख्नु पऱ्यो है। त्यसपछि गएर चाहिँ हामीले ऋणको, सरकारी वैदेशिक अनुदान सहायता ऋण र सरकारको लगानी, ती कुराहरू समावेश गरेर हामीले वित्तीय प्रतिवेदन तयार गर्दो रहेछौँ। वित्तीय दैनिक वित्तीय प्रतिवेदन सम्बन्धित निकाय वा कार्यालयहरूले बनाउँछन्, मासिक पनि सम्बन्धित निकाय कार्यालयले बनाउँछौँ, वार्षिक प्रतिवेदन चाहिँ तालुक निकायहरूले बनाउँछ, तालुक निकाय भनेको मन्त्रालयहरूले बनाउँछ भने एकीकृत वित्तीय प्रतिवेदन महालेखा नियन्त्रण कार्यालयले तयार गर्दछ। यसरी वित्तीय प्रतिवेदन कसले तयार गर्छ भनेर भने दैनिक र मासिक चाहिँ सम्बन्धित निकायले, वार्षिक चाहिँ नि तालुक कार्यालयले, र एकीकृत वित्तीय प्रतिवेदन चाहिँ महालेखा नियन्त्रण कार्यालयले तयार गर्ने गर्दछ। सरकारको आर्थिक कारोबारको वित्तीय प्रतिवेदनले सञ्चित कोषको हिसाब देखाउने गर्दछ। विशेष गरी यो वित्तीय प्रतिवेदनमा सञ्चित कोषको यथार्थ अवस्था, सरकारको नगद प्राप्ति र भुक्तानीको अवस्था र सँगसँगै सरकारको नगदी, जिन्सी नगद, जिन्सी धरोटी, सरकारी सम्पत्ति, ऋण लगानी, वैदेशिक सहायता सहितको हिसाबको यथार्थ विवरण वित्तीय प्रतिवेदनले उपलब्ध गराउने गर्दछ। यो सरकारको सञ्चित कोष र सरकारी कोषको वित्तीय प्रतिवेदन भनेर पनि हामी भन्न सक्छौँ। इट इज द फाइनान्सियल स्टेटमेन्ट अफ गभर्मेन्ट ट्रेजरी अर ट्रेजरी एज वेल एज गभर्मेन्ट फन्ड भनेर पनि हामीले भन्न सक्छौँ। वित्तीय प्रतिवेदनहरू हामीले कसरी बुझाउने भन्ने पनि हुन्छ, रिपोर्ट कसरी गर्ने। दैनिक प्रतिवेदन चाहिँ हामीले दैनिक प्रतिवेदन चाहिँ त्यसको भोलिपल्ट बनाइ बनाउनु पर्ने हुन्छ। दिनदिनै भएको कारोबारको हिसाब चाहिँ हामीले त्यसको भोलिपल्ट बुझाउनु पर्ने हुन्छ। त्यस्तै मासिक कारोबार, एक महिनाको कारोबार चाहिँ 7 दिनभित्रमा बुझाउनु पर्ने हुन्छ। 7 दिनभित्रमा चाहिँ हामीले मासिक कारोबार, मासिक प्रतिवेदन चाहिँ महिना सकेको 7 दिनमा बुझ्यौँ। वार्षिक प्रतिवेदन महिना वर्ष सकिएको 1 महिना र एकीकृत वित्तीय प्रतिवेदन त्यो आर्थिक वर्ष सकिएको 3 महिनाभित्र। एक फेरि म दोहोऱ्याएर भन्छु, एकीकृत आर्थिक प्रतिवेदन विदिन 3 मन्थ्स, वार्षिक प्रतिवेदन विद इन 1 मन्थ, अनि त्यसपछि गएर मासिक प्रतिवेदन विद इन 7 डेज, एन्ड डेली प्रतिवेदन चाहिँ दैनिक प्रतिवेदन चाहिँ विद इन 3 डेज. त्यो चाहिँ हाम्रो टाइम भयो. एन्ड दिस फाइनेन्सियल स्टेटमेन्ट आर प्रिपेयर्ड डेली. फाइनेन्सियल स्टेटमेन्ट आर प्रिपेयर्ड बाई द कन्सर्न एजेन्सी, कन्सर्न अफिस, डेली एन्ड मन्थली. एनुअल फाइनेन्सियल स्टेटमेन्ट इज मेड बाई कन्सर्न मिनिस्ट्री. एन्ड इन्टिग्रेटेड फाइनेन्स 30 डेज हो, 30 डेज. इन्टिग्रेटेड फाइनेन्सियल स्टेटमेन्ट इज मेड बाई एफसिजिओ, फाइनेन्सियल कन्ट्रोलर जनरल अफिस. त्यसको साथीलाई है प्रेमबहादुर बुद्धजी, यो 30 दिन हो, 35 लाई 30 बनाउनु होला. अनि अर्को चाहिँ हाम्रो फाइनेन्सियल स्टेटमेन्टको बारेमा डिफाइन गर्नु पऱ्यो भने, दि गभर्मेन्ट फाइनेन्सियल स्टेटमेन्ट बेसिकल्ली इन्क्लुड गभर्मेन्ट रेभिन्यू, गभर्मेन्ट एक्सपेन्डिचर्स, गभर्मेन्ट डिपोजिट्स. प्लेस पनि भन्छ, डिपोजिट भनेको धरौटी हो. गभर्मेन्ट डिपोजिट्स, गभर्मेन्ट रेभिन्यू, गभर्मेन्ट एसेट्स, इन्भेन्ट्री, फरेन एसिस्टेन्स, एन्ड गभर्मेन्ट इन्भेस्टमेन्ट. यो चाहिँ नि दिज एलिमेन्ट्स आर इन्क्लुडेड इन फाइनेन्सियल स्टेटमेन्ट. फाइनेन्सियल स्टेटमेन्ट आर कल्ड फाइनेन्सियल इन्फर्मेसन. फाइनेन्सियल स्टेटमेन्ट इन्क्लुड्स द ट्रान्ज्याक्सन्स अफ गभर्मेन्ट अफ अ पर्टिकुलर पिरियड अफ ए फिस्कल अर अफ ए फिस्कल इयर. यसरी चाहिँ तपाईँ इङ्ग्लिसमा लेख्ने मान्छेले यसरी बुझ्नु पर्यो है. अब हामीले अर्को के बुझ्नु पर्यो भन्दाखेरि चाहिँ यसको सँगसँगै चाहिँ इम्पोर्ट यो बल्ल यहाँ बल्ल राम्रो कुरा सोध्यो हाम्रो गिरिजीले, नेहरा गिरिजीले यो राम्रो कुरा सोधेको छ, इकोनोमिक ट्रान्जेक्सनको इम्पोर्टेन्ट के छ भनेर. हो, यो एकदम ठिक छ. चौमासी प्रतिवेदन भन्ने अहिले हुँदैन, हुन त लेख्न मिल्छ चौमासी प्रतिवेदन भन्ने नहु, अहिले त्यति हामी चौमासी प्रतिवेदनको प्रयोग गर्दैनौँ. हामीले अहिले वार्षिक प्रतिवेदनको प्रयोग गर्छौँ, विकास बेलवासीजी. तर त्यो चौमासिक भन्यो भने हामीले के भन्नु पऱ्यो भने हामीले चार महिना मात्रै नै हो चौमासिक प्रतिवेदन भनेको. चार महिना मात्रै नै हामीले चौमासिक प्रतिवेदन भन्छौँ. अहिले चार महिनामा प्रतिवेदन दिने गरिँदैन, डेली मन्थली र एनुअल प्रतिवेदन नै अहिले प्रचलनमा छन्। पहिला चाहिँ चौमासिक प्रतिवेदन पनि दिइन्थ्यो, त्यो चलन थियो. अहिले क्वार्टरली दिँदैन, तर चौमासिक प्रतिवेदन चाहिँ हाम्रो गभर्मेन्ट एकाउन्टको नभए पनि नेसनल एकाउन्टको चाहिँ हामी चार महिनामा प्रतिवेदन दिन्छौँ. तपाईँ लेख्न सक्नुहुन्छ स्पेसिफिकल्ली नेसनल एकाउन्ट आर पब्लिस इन क्वार्टरली, फोर मन्थमा चाहिँ हामीले यो चाहिँ सरकारको राष्ट्रिय लेखाको चाहिँ दिन्छौँ. सरकारको आर्थिक कारोबारको होइन कि, राष्ट्रिय लेखाको चाहिँ चौमासिक प्रतिवेदन हुन्छ. सरकारको आवश्यकता पऱ्यो भने चौमासिक प्रतिवेदन सरकारले पेस गर भन्न चाहिँ सक्छ, बनाउनै हुँदैन भन्ने छैन, तपाईँले भनेको मिलेको छ. नेसनल एकाउन्ट त अहिले चार महिनामै दिनुपर्ने हाम्रो चलन छ. सरकारी आर्थिक कारोबारको चाहिँ नि लेखा दिनु पऱ्यो भने सरकारको आवश्यकताको अनुसार चौमासिक पनि दिन सकिन्छ. यसो गर्दा हामीले एक क्वार्टरमा चाहिँ कति प्रगति भयो. विशेष गरिकन चौमासिक प्रतिवेदन भनेको हाम्रो योजना कार्यक्रमको हुन्छ. इन प्रोग्राम अर इन एनुअल प्रोग्राम सच प्र्याक्टिस इज दियर. हाम्रो यो वार्षिक कार्यक्रमहरू जुन हुन्छ, चौमासिक प्रतिवेदन चाहिँ दिनुपर्ने हुन्छ. जसमा भौतिक प्रगति र आर्थिक प्रगति दुवै दिइरहेको हुन्छ. फिजिकल प्रोग्रेस कति भयो अनि तपाईँको फिजिकल प्रोग्रेस कति भयो, भौतिक प्रगति र वित्तीय प्रगतिको रूपमा दिने प्रतिवेदनलाई हामीले चौमासिक प्रतिवेदन भनेर भन्छौँ. विशेष गरिकन यो आयोजना कार्यक्रमको समस्या केही पर्यो कि परेन, जो समीक्षा गर्नको लागि यस्तो किसिमको प्रतिवेदनहरू दिइरहेको हुन्छ. आयोजनाको कार्यक्रमहरूको समीक्षा गर्नु पऱ्यो भने चौमासिक प्रतिवेदन पनि दिने व्यवस्था छ भनेर बुझ्नु पऱ्यो. विकास बेलवासीले भनेको थियो चौमासिक प्रतिवेदन भनेको चाहिँ यसको टाइम तोकिएको हुँदैन. चौमासिक प्रतिवेदन तिमीले बनाऊ पेस गर भनेपछि ठ्याक्कै चाहिँ नि त्यो सकिएको 7 दिनमा, जति अर्डर दिन्छ जुन बेलामा पेस गर्ने आदेश दिन्छ उसको 7 दिनभित्रमा चाहिँ चौमासिक प्रतिवेदन पेस गर्नुपर्ने हुन्छ. तोकेको हुन्छ उसले चौमासिक प्रतिवेदन बनायो भनेर त्यसको आधारमा गरिन्छ. यो डेट चाहिँ एक्टमा हुँदैन, यो चाहिँ प्र्याक्टिस हो. यो डेट चाहिँ कुनमा बुझाउनु पर्छ भन्ने छैन, तर तपाईँले डेटै खोज्नुभयो अहिले भने आर्थिक कार्यविधि वित्तीय उत्तरदायित्व ऐनमा छ. रोशना ग्यावालीजीले भनेको कुरा एकीकृत आर्थिक प्रतिवेदन कति दिनमा बुझाउने र वार्षिक प्रतिवेदन कतिमा बुझाउने भन्ने हाम्रो अहिले आर्थिक कार्यविधि 2076 चाहिँ त्यो एक्टमा छ, 3 दिनमा बुझाउने भन्ने कुरा है. तपाईँले सोधेको मैले बताइदिएँ. मलेबले भन्दैन, मलेबले चाहिँ बनाउँदैन, मलेबले केही पनि बनाउँदैन. मलेबले चाहिँ परीक्षण मात्रै गर्छ. मलेबले चाहिँ वित्तीय प्रतिवेदन बनाउने काम गर्दैन. वित्तीय प्रतिवेदन बनाउने काम चाहिँ मन्त्रालयहरूले गर्छन्, सम्बन्धित निकायले गर्छन्, महालेखा नियन्त्रकहरूले गर्दछन्. त्यस कारणले चाहिँ मलेपले चाहिँ बनाउँदैन भनेर बुझ्नु पर्यो. प्रवेश वैदवालजी, तपाईँले बुझ्नु पर्यो, लेखा निर्देशिका बुदाहरू याद गर्नुपर्छ, एकदम ठिक हो। सुमन बानियाजीले भनेको 100% ठिक छ। अब यहाँ म बताइदिन्छु, यो अब यो हाम्रो शिव हरिदाहालजीले सोधेको कुरा बताइदिन्छु, त्यसपछि हामी गर्दै जाउँला। कार्य सञ्चालन कोष भनेको के हो? तपाईँले सोधेको एकदम राम्रो छ शिव हरिदाहालजी। अझ बेसिक कुरा पनि यहाँ कोही कोही साथीहरूले नबुझेको सोध्नुभयो भने अझ म खुसी हुन्थेँ। तपाईँले सोधेको कुरा बेसिक भन्दा अझ एक स्टेप माथिको छ, जाँचको लागि त उपयुक्त छ यो, तर बेसिक कुरा पनि कसैले नबुझेको हुनसक्छ भनेर मैले बताइदिएको। यहाँ म पहिला कार्य सञ्चालन कोषको प्रतिवेदनको बारेमा भन्नुभन्दा पहिला तपाईँ नरिसाउनु होला, तपाईँको भन्दा पहिला प्राइभेटली नलेख्नु न, सबैले चाहिँ यहाँ सबैले यहाँ प्राइभेटली लेखिरहेको रहेछ। तपाईँले प्राइभेटली नगर्नुहोस् कि, तपाईँहरू जो जो प्राइभेटली हुनुहुन्छ पब्लिकली फर एभ्री वन भनेर लेख्नुहोस् ल। एभ्री वन लेखिदिएपछि सबैले बुझ्छ। हाम्रो प्रवेश भदुवालले जसले एभ्री वन लेखिदिएको छ, त्यो प्राइभेटलाई चेन्ज गरेर मिल्छ, प्राइभेटलीलाई है त्यसलाई चेन्ज गरेर तपाईँहरूले एभ्री वन भनेर लेख्नुहोस्। गुड। अहिले यहाँ रोसुना कोइरालाजीले लेख्नु भएको लेखा निर्देशिकाको बुदाहरू याद गर्नुपर्छ भन्नुभएको छ सुमन बानेजीले, एकदम ठिक हो। कार्य सञ्चालन कोषको प्रतिवेदन भनेको के हो भनेर भन्यो भने, हाम्रो चाहिँ दुई किसिमको कोष हुन्छ, एउटा अपरेटिङ फन्ड भन्छ, अर्को नन अपरेटिङ फन्ड भनेर भन्छ। दैनिक अफिसको सञ्चालन गर्नको लागि जुन पैसा उपलब्ध गराइदिएको हुन्छ त्यसलाई कार्य सञ्चालन कोष भनेर भन्छ। यो सङ्घीयको पनि हुन्छ, स्थानीयको पनि हुन्छ। फेरि मलाई नरेहागिरीले चाहिँ प्राइभेटली सोध्नुभयो, प्राइभेटली चाहिँ नगर्नुहोस् है प्लिज, तपाईँहरूले जम्मैलाई एभ्री वन भनेर लेख्नुहोस्, कसैले पनि प्राइभेटली नसोध्नुहोस् जे सोधे पनि, अरूले पनि बुझ्नुपर्ने हुन्छ सबैले। अनि यो अपरेटिङ कोष भनेको चाहिँ सरकार सङ्घीय सरकारको पनि हुन्छ, अनि यो प्रादेशिक सरकारको पनि हुन्छ, प्रदेशको पनि स्थानीयको पनि हुन्छ। त्यो भनेको चाहिँ के हो त भन्दा, सरकारको ट्रेजरीमा रहेको पैसा, सरकारको ट्रेजरीबाट गरिने कारोबारलाई हामीले कार्य सञ्चालन कोष भनेर भन्छौँ। सरकारकै ट्रेजरीबाट यो सरकारको ट्रेजरीमा भएको, बजेटमा भएको, र त्यसकै पैसा चाहिँ नि सरकारले अनुदानको रूपमा दिएको होइन, कसैलाई अनुदानको रूपमा दिएको होइन कि, सरकारले नै खर्च गर्ने, सङ्घ प्रदेश स्थानीय तिनै तहको सरकारले खर्च गर्ने र बजेटमा दिएको कोषको पैसालाई हामीले कार्य सञ्चालन कोष भन्छौँ, र त्यसकै प्रतिवेदन दियो भने त्यसलाई हामीले कार्य सञ्चालन कोषको प्रतिवेदन भनेर भनेको। यो स्थानीय तहले चाहिँ उसलाई नन अपरेटिङ गएर कार्य सञ्चालन कोष पनि उसँग हुन्छ, सरकारले अनुदान दिएको पैसा उसले छुट्टै कोषमा राख्छ, त्यसको प्रतिवेदन कार्य सञ्चालन कोषमा पर्दैन, त्यो अलगै पर्छ। यसरी कार्य सञ्चालन कोष भनेको सरकारको अपरेटिङ खर्चहरू गर्नको लागि, सङ्घ प्रदेश स्थानीय तहको चालु र पुँजीगत दुवै किसिमको खर्चहरू गर्नको लागि स्थापना गरिएको जुन बजेट हुन्छ, जुन व्यवस्था गरिएको बजेट हुन्छ, त्यसको प्रतिवेदनलाई नै हामीले कार्य सञ्चालन कोषको प्रतिवेदन भनेर भन्छौँ। अनि अर्को गभर्मेन्ट फाइनेन्सियल ट्रान्जेक्सन इज इक्वल टु गभर्मेन्ट एकाउन्टिङ सिस्टम नै हो, तर त्यहाँ गभर्मेन्ट एकाउन्टिङ सिस्टम जस्तै गभर्मेन्ट फाइनेन्सियल ट्रान्जेक्सनको कारोबार हुन्छ भनेर लेख्न मिल्छ। प्रेमबहादुर बुद्धजीले अहिले लेखेको ठिक छ, गभर्मेन्ट फाइनेन्सियल ट्रान्जेक्सन इज इक्वल टु गभर्मेन्ट एकाउन्टिङ सिस्टम, बट इट इज नट कल्ड एकाउन्टिङ सिस्टम, इट इज कल्ड गभर्मेन्ट एकाउन्टिङ ट्रान्जेक्सन्स। त्यसलाई सिस्टम नलेख्नुहोस्, गभर्मेन्ट एकाउन्टिङ ट्रान्जेक्सन र गभर्मेन्ट फाइनेन्सियल ट्रान्जेक्सन भनेको एउटै हो, त्यसलाई केही फरक छैन। त्यसलाई एकाउन्टिङ ट्रान्जेक्सन पनि भनिन्छ, लेखाङ्कीय कारोबारहरू, केही फरक पर्दैन त्यही। अब यो आर्थिक कारोबारको प्रतिवेदन सम्बन्धमा नेपालमा रहेको व्यवस्था भन्दा कति लेख्ने भनेर भन्नुभयो, लेख्नेको कुरा एउटा समय छ, यसको चाहिँ तपाईँले के लेख्नु भने यो कति नम्बरको छ भनेर बुझ्नु पर्यो। मानौँ आर्थिक कारोबारको प्रतिवेदन सम्बन्धी नेपालमा रहेको व्यवस्था भन्दा कति लेख्ने भन्नुभयो भने, आर्थिक कारोबार भन्नाले के बुझ्नुहुन्छ? यो हाम्रो रोसुना कोइरालाजीले सोधेको कुरा राम्रो क्वेसन छ, सबैले बुझ्नु होला, एभ्री वन पनि लेखिदिया रहेछ, राम्रो खुसी लाग्यो। आर्थिक कारोबारको प्रतिवेदन सम्बन्धी नेपालमा रहेको व्यवस्था मात्रै सोध्दैन, यो 5 मार्क्स भयो। त्योभन्दा अगाडि आर्थिक कारोबार भन्नाले के बुझ्नुहुन्छ भनेर सोध्यो, त्यसको उत्तर त तपाईँलाई मैले भनिहालेँ। प्रतिवेदन सम्बन्धी 5 नम्बरको क्वेसन आयो भने हामी कति लेख्ने भने, कमसेकम तपाईँले यसलाई 7 मिनट लेख्नुपर्ने हुन्छ, एटलिस्ट 7 मिनट चाहिँ टुई लेख्नु पर्ने हुन्छ। 7 मिनट कति पाना लेख्ने भनेर नभन्नु होला, समय कति लेख्ने भनेर भनेको मैले, 7 मिनट चाहिँ यसलाई लेख्नु पर्यो, किनकि 5 नम्बरको तपाईँले एटलिस्ट 7 देखि 8 मिनट लेख्नु पर्ने हुन्छ। 7 देखि 8 मिनट लेख्दाखेरि चाहिँ हामीले आर्थिक कारोबारको प्रतिवेदनको कुरामा लेख्नु पर्यो भने, 7 देखि 8 मिनट लेख्दाखेरि चाहिँ आर्थिक कारोबारको प्रतिवेदन सम्बन्धमा चाहिँ हाम्रो संविधानमा हाम्रो चाहिँ यो आर्थिक कार्यविधा वित्तीय उत्तरदायित्व ऐन व्यवस्था गरेको छ भनेर लेख्नु पर्यो। त्यस्तै आर्थिक कारोबारको प्रतिवेदन सम्बन्धमा लेखाएका सिद्धान्तहरू, लेखाका मूल्य मान्यता र अभ्यासमा पनि आर्थिक कारोबार दिनुपर्ने पर्छ भन्ने मान्यता छ भनेर लेख्नु पर्यो। अनि आर्थिक कारोबारको प्रतिवेदनका लागि चाहिँ तोकिएको ढाँचा हुन्छ भनेर ल्याउनु पर्यो। ढाँचा भनेको महालेखा परीक्षकले तोकिदिएको ढाँचामा विभिन्न मलेको फारमहरूमा आर्थिक कारोबारको प्रतिवेदन हुन्छ भनेर लेख्नु पर्यो। त्यसपछि फेरि अरू के लेख्नु पर्यो भने, आर्थिक कारोबारको प्रतिवेदन चाहिँ मासिक, वार्षिक मासिक तथा दैनिक मासिक र वार्षिक रूपमा आर्थिक कारोबारको प्रतिवेदन तयार गरिदिन्छ भनेर कुन कुन निकायले तयार गर्छन् भनेर मैले अघि भनेको थिएँ, कति दिनमा तयार गर्छन् भनेको थिएँ, त्यो पनि आर्थिक कारोबारको प्रतिवेदन त्यो लेख्नु पर्यो। अनि आर्थिक कारोबारको एकीकृत वित्तीय प्रतिवेदन चाहिँ महालेखा निर्देशक कार्यालयले बनाउँछ, यति दिनभित्र बनाउँछ, र त्यो चाहिँ त्यसले अर्थ मन्त्रालयमा प्रस्तुत गर्छ, र अर्थ मन्त्रालयले चाहिँ हरेक महिनाको छ छ महिनामा चाहिँ आर्थिक कारोबारको प्रतिवेदन त्यसले सार्वजनिक गर्छ। यति कुरा चाहिँ मिलाएर तपाईँले लेख्नुपर्ने हुन्छ। यति गर्दा बित्तिकै एक पाना त हुन्छ हुन्छ, एक पेज त पक्का हुन्छ, त्योभन्दा अझ बढी हुन्छ अलिकति, यति हिसाबले लेख्नु पऱ्यो। रचना कुरालाई चाहिँ अहिले मैले जे जे भनेको छु त्यति मिलाएर लेख्नु पऱ्यो। अरू साथीहरूलाई पनि हो है, उहाँले राम्रो क्वेसन सोधेको छ, यो चाहिँ जाँचमा आउने खालको क्वेसन छ नि, उहाँले अहिले बल्ल निकाल्यो यत्रो, अहिले तपाईँलाई जम्मैले सोधेको क्वेसनमा उहाँले सोधेको क्वेसन चाहिँ एकदम वेटी छ, राम्रो छ उहाँले भनेको, यो आर्थिक कारोबारको सम्बन्धी नेपालमा रहेको व्यवस्था लेख्नुहोस् भनेर सोध्न सक्ने क्वेसन नै उहाँले राम्रो ठ्याक्क प्याटर्नमा सोध्यो, खुसी लाग्यो। अब यसमा चाहिँ नि हामीले गभर्मेन्ट इकोनोमिक ट्रान्जेक्सनको इम्पोर्टेन्ट के छ भन्ने पनि ठिकै छ, यो म बताइदिन्छु। हामीले चाहिँ नि यो सरकारी आर्थिक कारोबारको महत्त्वको बारेमा कुरा विशेषता मैले पढाएको थिएँ, सरकारी आर्थिक कारोबारको के महत्त्व छ भनेर हामीलाई सोध्यो भने हामीले बुझ्नु पऱ्यो। रोशनी आचार्यजी ह्यान्ड रेज नगर्नु होला, हजुरले यहाँ लेख्नु होला, च्याट बक्समा लेख्नुभयो भने मैले बुझिहाल्छु हजुरले ह्यान्ड रेज गर्नुभएको रहेछ। यहाँ चाहिँ नि रोशनीजीलाई मैले भने च्याट बक्समा लेख्नु होला, म उत्तर त्यहाँ हजुरलाई बताइदिन्छु, हजुरलाई सहित अरू साथीलाई पनि। पहिला अहिले मैले बुझाउँदैछु गभर्मेन्ट इकोनोमिक ट्रान्जेक्सन सरकारी आर्थिक कारोबारको के महत्त्व छ भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट नै छ, म बताउँछु। यो सरकारी आर्थिक कारोबार भन्दाको महत्त्व चाहिँ पहिलो के छ भने, सरकारी आर्थिक कारोबारले सरकारले कस्तो प्रकारको कस्तो गुणस्तरको कुन तहको सेवा दिन्छ भन्ने कुरा सरकारको आर्थिक कारोबारमा निर्भर गर्छ, एउटा कुरा। अर्को, सरकारी आर्थिक कारोबारले सरकारले सुशासनको पालना गरेको छ कि छैन, सरकार करप्सनतिर छ कि सरकारले आर्थिक चाहिँ अनुशासन पालना गरेको छ भन्ने कुरा पनि सरकारी आर्थिक कारोबारले उल्लेख गर्छ। तेस्रो, सरकारी आर्थिक कारोबारबाट विकास निर्माणका कामहरू कुन स्तरमा र कुन दरमा जान्छन् भन्ने कुरा यसले महत्त्व, यसमा त्यस कारणले महत्त्व छ। विकास कार्यक्रमहरू समयमा कार्यान्वयन हुने नहुने भन्ने कुरा सरकारी आर्थिक कारोबारमा डिपेन्ड गर्छ। त्यस्तै सरकारी आर्थिक कारोबारले नै सरकारको प्रगति, सरकारको वित्तीय प्रगति, आर्थिक प्रगति कति गरेको छ, एक आर्थिक वर्षभरि सरकारले के कति वित्तीय प्रगति गर्यो भन्ने कुरा पनि सरकारी आर्थिक कारोबारबाट पत्ता लगाउन सकिन्छ, बुझ्न सकिन्छ। त्यसपछि गएर सरकारी आर्थिक कारोबारको महत्त्व अर्को पनि भन्ने छ, सरकारी आर्थिक कारोबारको किन महत्त्व छ भनेर भनेदेखि, सरकारी आर्थिक कारोबारले सरकारले चाहिँ कस्तो कस्तो किसिमको एक्टिभिटीहरू गर्छ भन्ने कुरा पनि यकिन हुन्छ। सरकारले कस्तो एक्टिभिटी गर्छ, विकासको एक्टिभिटी कस्तो गर्छ, साधारण खर्चको एक्टिभिटी कस्तो गर्छ भन्ने कुरा पनि सरकारी आर्थिक कारोबारले बताउँछ। सरकारी आर्थिक कारोबारबाट नियन्त्रण पनि हुन्छ, वित्तीय स्रोत साधनको नियन्त्रण पनि हुन्छ, किनभने सरकारी आर्थिक कारोबार बजेटबाट निर्देशित हुन्छ, यो बजेटद्वारा नियन्त्रित हुन्छ, त्योभन्दा बढी खर्च नगर्ने भनेर भनिएको हुन्छ। त्यस कारणले पनि यो इम्पोर्टेन्ट छ भनेर हामीले बुझ्नु पर्यो, त्यो हिसाबले पनि इम्पोर्टेन्ट छ। अर्को, इकोनोमिक ट्रान्ज्याक्सनको इभेन्ट किन छ भन्दाखेरि, यसले सरकारले चाहिँ कस्तो प्रकारको कस्तो कुन कुन स्तरको चाहिँ नि आर्थिक सेवा सुविधा दिन्छ भन्ने कुरा पनि हामी इकोनोमिक ट्रान्ज्याक्सनबाट भन्न सक्छौँ, अनि सरकारको यथार्थ वित्तीय अवस्था कस्तो छ भन्ने कुरा पनि गभर्मेन्ट इकोनोमिक ट्रान्ज्याक्सनले बताउँछ। सरकारको यथार्थ वित्तीय अवस्था भनेको मतलब वित्तीय रूपमा सरकार सक्षम हो कि कमजोर हो कि भन्ने कुरा पनि हामी इकोनोमिक ट्रान्जेक्सनबाट आकलन गर्न सक्छौँ। त्यसैले सरकारी आर्थिक कारोबारहरूको महत्त्व छ भनेर लेख्नु पऱ्यो। यो हाम्रो कसले लेख्ने, यो गिरिजीले लेखेको चाहिँ यो क्वेसन ठिक क्वेसन सोधेको छ है, इम्पोर्टेन्स अफ इकोनोमिक गभर्मेन्ट इकोनोमिक ट्रान्जेक्सन भनेको उहाँले क्वेसन सोधेको छ। रोशन ग्यावाली भाइलाई मैले यति मात्र, ए रोशन ग्यावाली भाइ त्यो प्राइभेटली नलेख्नुहोस् है, त्यहाँ एभ्री वान लेख्नुहोस्, एभ्री वान लेख्नुहोस्, म फेरि पनि भनेको छु, तपाईँ गिरी भाइले पनि एभ्री वान लेख्नुहोस्, तपाईँले पनि एभ्री वान लेख्नुहोस्। त्यहाँ नेसनल एकाउन्टिङ र गभर्मेन्ट एकाउन्टिङको फरक भन्ने जाँचमा सोध्दैन, नसोध्यो भने नि बुझाइदिन्छु तपाईँलाई मैले। नेसनल एकाउन्टिङ भनेको जिडिपीको एकाउन्टिङ, कुल कारस्थ उत्पादन भन्छ, कन्जम्सन भन्छ, इन्भेस्टमेन्ट भन्छ, इकोनोमिक ग्रोथ भन्छ, त्यसको एकाउन्टिङलाई नेसनल एकाउन्टिङ भन्छ। गभर्मेन्ट एकाउन्टिङ भनेको सरकारको बजेटको एकाउन्ट हो, सरकारको बजेटको, सरकारको खर्चको, सरकारको आम्दानीको, सरकारको धरोटीको, सरकारको जिन्सीको, त्यसको लेखालाई चाहिँ हामीले गभर्मेन्ट एकाउन्टिङ भन्छौँ। त्यसो नेसनल एकाउन्टिङ एन्ड गभर्मेन्ट एकाउन्टिङ आर डिफरेन्ट, एउटै होइन, तर यो दुइटै चाहिँ नेसनल एकाउन्टिङ पनि गभर्मेन्ट एकाउन्टिङ पनि दोहोरो लेखा प्रणालीमा आधारित हुन्छ, लेखाकै सिद्धान्तमा आधारित हुन्छ दुइटै। तर पनि यी दुइटा फरक हुन् भनेर बुझ्नु पर्यो। रोशन ग्यावाले जसलाई मैले बुझाएको है, अब इङ्ग्लिसवाला जस्तो लाग्छ, नेसनल एकाउन्ट एन्ड गभर्मेन्ट एकाउन्ट आर फन्डामेन्टली डिफरेन्ट। इन नेसनल एकाउन्ट जिडिपी, इकोनोमिक ग्रोथ, जिएनपी एन्ड अदर इकोनोमिक इन्डिकेटर्स आर मेन्टेन एन्ड रेकर्ड एन्ड प्रेजेन्ट। इन गभर्मेन्ट एकाउन्टिङ गभर्मेन्ट रेभिन्यू, गभर्मेन्ट एक्सपेन्डिचर्स, गभर्मेन्ट इन्भेस्टमेन्ट, गभर्मेन्ट एक्सपेन्डिचर्स, गभर्मेन्ट एसेट्स, लोन एक्सेट्रा रेकर्ड, त्यसरी लेख्नु पर्यो। त्यो फरक फरक हो भनेर बुझ्नु पर्यो। नन अपरेटिङ बारे पुनः भन्नु बताउनु छ, नन अपरेटिङ भनेको हामीले के बुझ्नु पर्यो भने अनुदानको रूपमा छुट्टै सञ्चालन गर्न दिएको कोष। सरकारले कुनै निकाय वा कुनै संस्थालाई सञ्चित कोषमा हिसाबमा नदेखिने गरी सञ्चित कोषबाट, सञ्चित कोषभन्दा अलगै छुट्टै खाता खोलेर सञ्चालन गर्न गरेको कोषलाई नन अपरेटिङ कोष भनेर भनिन्छ। सरकारले विशेष प्रयोजनको लागि छुट्टै सञ्चित कोषभन्दा अलगै नियम अथवा सञ्चित कोषको खर्च जस्तो नियम लाग्ने गरी उपलब्ध गराउने कोषलाई हामीले नन अपरेटिङ भनेर भन्छौँ। यस्तो कोष चाहिँ सम्बन्धित निकाय वा संस्थाको नाममा रहन्छ, यो सरकारी कोषको रूपमा रहँदैन, सम्बन्धित निकाय वा संस्थाको रूपमा रहने र त्यो संस्थाले चाहिँ आफ्ना गतिविधिहरू सञ्चालन गर्नको लागि खर्च गर्ने कोषलाई नन अपरेटिङ भनेर भन्छ। भरत थापाजी यसरी बुझ्नु पर्यो, जस्तो वैदेशिक रोजगार कोषमा सरकारले पैसा दियो नन अपरेटिङ हुन्छ, स्थानीय तहलाई सरकारले अनुदान दियो नन अपरेटिङ हुन्छ, संस्थानलाई दियो नन अपरेटिङ हुन्छ, तिनीहरूले नै खर्च गर्छ त्यो कुराहरू। त्यस्तो कुरा विभिन्न विकास समितिलाई दिने पैसा त्यसलाई नन अपरेटिङ भनेर भन्छ। यो सरकारी कोषबाट त सरकारी कोषबाट दिइन्छ, तर सरकारी कोषमा फेरि फिर्ता हुँदैन। नन अपरेटिङ भनेको खर्च नभएको रकम सरकारी कोषमा फिर्ता नहुने, त्यही रहिरहने, त्यही कारणले त्यो संस्थाको नाममा रहिरहने कोष नै नन अपरेटिङ कोष हो भनेर बुझ्नु पर्यो। भरत थापाजीले सोधेको कुरा फेरि बुझाइदियो भनेको थियो, ठिकै कुरा सोधेको छ, केही भएन, कन्फ्युज भएकोलाई सोध्न मिल्छ। अब यो के कसरी गर्ने, यो चाहिँ हाम्रो प्रवेश बदवालजीले सोधेको, यो अघि नै मैले बताएको कुरा फेरि उहाँले दोस्रोचोटि सोध्यो, म फेरि बताइदिन्छु। नवराज खतिवडा, त्यसपछि गएर प्रवेश बदुवाल, तपाईँ दुईजनाले लेखेको छ नि यहाँ कुरा, विवेक गिरी, ल यो तिनजनाकै कुराहरू एउटै छ। यहाँ यो विवेक गिरीजीले सोधेको पनि यो यो तलपट्टिको क्वेसन त ठिकै छ, प्रारम्भिक लेखाङ्कका उद्देश्य उल्लेख गर्नुहोस् भन्ने क्वेसन आउँदैन, तलको चाहिँ आउँछ। यो तलको तपाईँले सोधेको तलको क्वेसन ठिक छ, प्रारम्भिक लेखाङ्कनका उद्देश्य उल्लेख गर्नुहोस् भन्ने क्वेसन आउँदैन, तर म उत्तर दिन्छु है, केही फरक पर्दैन। अब यहाँ नेपालमा आर्थिक कारोबारको विश्लेषण सम्बन्धी के कसरी गर्ने गरेको छ, अनि यस सम्बन्धी व्यवस्था के चाहिँ होला सर भनेर सोध्नु भएको छ। यस्तो क्वेसन जाँचमा आउँदैन, तर उत्तर चाहिँ म बताइदिन्छु। आर्थिक कारोबारको विश्लेषण सम्बन्धी व्यवस्था भनेको चारवटा भयो। आर्थिक कारोबारको विश्लेषण गर्न प्रकृतिको आधारमा गरिन्छ, खाताको आधारमा गरिन्छ, डेबिट क्रेडिटको नियमको आधारमा गरिन्छ, कारोबारको संरचनाको आधारमा गरिन्छ, त्यसपछि रिपोर्टिङको आधारमा पनि गरिन्छ, कोडिङको आधारमा पनि गरिन्छ। मैले पाँचचोटि भने यो कुरा, कारोबारको विश्लेषण सम्बन्धी व्यवस्था भनेकै त्यही हो, अरू कुनै कानुनी व्यवस्था सेवस्था केही छन्। एकाउन्टिङ रुलको आधारमा, एकाउन्टिङ इक्वेसनको आधारमा कारोबारको विश्लेषण गर्छ, यसको कुनै कानुनी आधार पनि छैन, यसको कुनै संवैधानिक आधुनिक केही पनि हुँदैन। देखाएको कुरा तपाईँले बुझ्नु पर्यो, यसको व्यवस्था भनेकै त्यही हो। एकाउन्टिङ रुल, एकाउन्टिङ नियम जुन छ, लेखाङ्कीय नियम, लेखाको नियम भन्ने संविधानमा हुँदैन, कानुनमा हुँदैन, लेखाको प्रचलित अभ्यासमा हुन्छ, लेखाको निर्देशिकामा हुन्छ, हो त्यसकै आधारमा हामी कारोबार विश्लेषण गर्छौँ। लेखा निर्देशिकाका आधारमा, लेखाका सिद्धान्तका आधारमा, लेखाका प्रचलित मूल्य मान्यता र अभ्यासका आधारमा नै कारोबारको विश्लेषण गरिन्छ। यस सम्बन्धी व्यवस्था भनेका पनि त्यही हो, लेखा सम्बन्धी निर्देशिका, लेखा सम्बन्धी मापदण्ड, लेखाका सिद्धान्तहरू, लेखाका प्रचलित अभ्यास। र श्रीमान हाम्रो प्रवेश बदुवालजीलाई बताएँ, सँगसँगै अरूलाई पनि यो कुरा मैले भने, त्यसको अर्थ त्यही हो, व्यवस्था पनि त्यही हो, मैले तपाईँलाई बताइदिएँ है, यो केही फरक परेन। अब यहाँ चाहिँ नि हाम्रो रोशन ग्यावालीजीले फर्म नम्बरको के कति छ, फर्म नम्बर नै भनिदिनुहोस् सर भन। अब नम्बर भने हजुरले के को नम्बर सोध्या हो, मैले त्यो तपाईँले सोधेकै कुरा प्रष्ट छैन। त्यहाँ नम्बर भनेको चाहिँ मैले के कति छ भनेर भनेको, त्यो नम्बर भनेको थुप्रै छ, पछि पढ्छौँ हामी त्यसलाई, कोड भनेको होला तपाईँले। हाम्रो यो आर्थिक सङ्केतीकरण भनेको चाहिँ थुप्रै छन् ती, 20,000, 10,000, 20,000, 30,000, 1,00,000, 7 अङ्कको, 8 अङ्कको, 10 अङ्कका छन्। त्यो म त्यही बेलामा पढाउँला जुन बेलामा मैले कोडिङ भन्ने पढाउँछु। नम्बर भनेको त्यो सङ्केतीकरण गर्नेलाई नम्बर भनेर भन्छ। आर्थिक सङ्केतीकरण भन्ने तपाईँले खाता सूची भन्ने पाठ पढ्नुपर्छ, त्यही खाता सूचीमा चाहिँ नम्बरको व्यवस्था गरेका छ, कुन कुन चिजलाई कति कतिको नम्बर व्यवस्था गरेका छ, म त्यो खाता सूची पढाउने दिनमा हाल्छु। अहिले नम्बर भनेको खाता सूची रहेछ भन्ने मात्रै बुझ्नुहोस् रोशन देवालजी, प्लस अरूले पनि बुझ्नु भएको छ भने त्यसरी जानुभयो। सरकारी कारोबारको विश्लेषणमा एकाउन्टिङ इक्वेसन मात्र पर्छ भनेर मैले भनेको छु र नवराज खतिवडा श्रीमान, मैले एकाउन्टिङ इक्वेसन मात्र पर्छ होइन, सरकारी कारोबारको विश्लेषण एकाउन्टिङ इक्वेसन मात्र होइन। एकाउन्टिङ इक्वेसन त पर्छ नै, सरकारी कारोबारभित्रै एकाउन्टिङ पर्छ, त्यसको सँगसँगै अरू पनि पर्छ भनेर भने मैले सरकारी कारोबारको विश्लेषणमा एकाउन्टिङ इक्वेसन पनि पर्छ, प्लस सरकारी कारोबारको विश्लेषण भनेको एकाउन्टिङ इक्वेसन त हो नै, सँगसँगै चाहिँ सरकारी कारोबारको प्रकृतिको आधारमा, सरकारी कारोबारको स्वभावको आधारमा, संरचनाको आधारमा, कानुनी आधारमा समेत कारोबारको विश्लेषण गरिन्छ भनेर भनिसकेपछि एकाउन्टिङ इक्वेसनको मात्रै भनेर भन्न त मिलेन। अरू कुरा पनि भनेको छु मैले, उपलब्धिसम्मको समग्र कार्यकलाप पर्छ भनेर लेख्न सकिँदैन भन्नुभयो। एकाउन्टिङ इक्वेसन अथवा सरकारी कारोबारको विश्लेषणमा चाहिँ कारोबारको विश्लेषणले उपलब्धिको लेखाजोखा गर्ने, यसले उपलब्धिसम्मै भनेर यसको आउटपुट के आयो भनेर हामी सरकारी आर्थिक कारोबारको विश्लेषण गर्दैन। सरकारी आर्थिक कारोबारले प्रतिवेदन दिन्छ, त्यसले कहीँ पनि विश्लेषण गर्ने काम चाहिँ त्यसले गर्दैन, विश्लेषण त म्यानेजरहरूले गर्छ। त्यसैले यसो काम हो प्रतिवेदन दिने, सरकारी आर्थिक कारोबार विश्लेषण हामीले प्रतिवेदन दिनुभन्दा अगाडि कस्तो प्रतिवेदन दिने भनेर गरिने विश्लेषण, न कि कति आउटपुट आयो कति इम्प्याक्ट पर्यो भनेर गरिने विश्लेषण होइन। विश्लेषण भन्दा बित्तिकै त्यसले इम्प्याक्ट आउटपुट मात्रै हेर्ने भन्ने कुरा बुझिन्न, त्यो चाहिँ इकोनोमिक कुरा भयो, म्याक्रो सेन्सको कुरा भयो। यो लेखा भनेको म्याक्रो होइन, यो माइक्रो प्रतिवेदन दिनुभन्दा अगाडि हामीले के का आधारमा विश्लेषण गर्छ है, यो चाहिँ यसको उपलब्धि आउटकम इम्प्याक्ट आउटपुट त्यो यसले हेर्दैन। यद्यपि त्यतापट्टि इन्डिकेट चाहिँ गर्छ, त्यतापट्टि यसले सङ्केत चाहिँ गर्छ, र हामीले विशेष गरिकन प्रतिवेदनको लागि विश्लेषण गर्ने कसरी प्रतिवेदन गर्ने। अब यसपछि चाहिँ हाम्रो यो हजुरले लेखेको पनि ठिकै छ, तपाईँले सोधेको क्वेसन एकदम अप्रोप्रिएट छ, किनकि बुझ्नु त जरुरी जरुरी छ। मेरो चाहिँ एउटा राम्रो बानी के छ भने म यस नो दुइटै भनिदिन्छु कि, अनि ठिक बेठिक दुइटै भने चाहिँ तपाईँलाई बुझ्न सजिलो होस् भने सोधेको चाहिँ तपाईँले एकदम ठिक सोधेको छ, यसमा कुनै माइन्ड गर्नुपर्ने कुरै छैन, एकदम राम्रो कुरा सोधेको छ। अब यहाँ चाहिँ मैले सँगसँगै चाहिँ एउटा तपाईँको कुरा गरेपछि मलाई विवेक गिरीजी र लागे, उहाँको क्वेसन चाहिँ तलपट्टिको क्वेसन त ठिक छ, प्रारम्भिक लेखाङ्कनको उद्देश्य चाहिँ चार पाँचवटा छ भाइ, केही फरक परेन। प्रारम्भिक लेखाङ्कनको उद्देश्य एउटा कारोबारको पहिचान गर्ने, वर्णन गर्ने, वर्गीकरण गर्ने, विश्लेषण गर्ने, व्याख्या गर्ने उद्देश्य हो त्यसको प्रारम्भिक प्रणालीमा। आवाज आयो तपाईँहरू, कसको आवाज आएर आवाजलाई बन्द गरौँ, सोध्नुपर्छ यहाँ च्याटमा लेख्नु होला, अरू न त आवाज नलेख्नु होला। अब यी प्रारम्भिक लेखाङ्कनको उद्देश्य भन्दा बित्तिकै हामीले कारोबारको पहिचान गर्ने, वर्णन गर्ने, कारोबारहरूको यकिन गर्ने, त्यो चाहिँ यसको उद्देश्य हो प्रारम्भिक लेखाङ्कन। सँगसँगै चाहिँ कारोबारहरूलाई कुनै पनि प्रकारको, कारोबारहरूमा कुनै पनि प्रकारको, एकछिन है म यहाँ लाइन छ नि, यहाँ मैले हाल्नु पऱ्यो फेरि, ब्याट्री सकिन लागेको छ, यो लेख्न सक्नुहुन्छ तपाईँले। खातामा प्रविष्टिकरणलाई सरल बनाउने उद्देश्य पनि हो भने लेख्न सक्नुहुन्छ। अब समस्या के छ आर्थिक कारोबारमा भन्यो भने, पाँच सातवटा पहिला म बताउँछु, यो राम्रो कुरा छ। नेपालको सरकारी आर्थिक कारोबारमा समस्या भनेको समग्र पिएफएम सिस्टमको समस्यालाई बुझिन्छ, पब्लिक फाइनान्सियल म्यानेजमेन्ट सिस्टम अथवा सरकारको लेखा प्रणालीमा भएको समस्या, आर्थिक कारोबारमा भएको समस्या, हामीले ती पनि जोड्नु मिल्ने हुन्छ। टोटल पेमेन्ट सिस्टम भनेको सरकारी आर्थिक कारोबारमा के कस्तो समस्या छन् भने, आर्थिक स्रोत साधनको हामीले सही प्रक्षेपणै गर्न सकिरहेको छ, पहिला हामीले त्यहाँबाट बुझ्नु पऱ्यो, ए यसको सही अनुमानै गर्दैनौँ। एउटा त सही अनुमान प्रक्षेपण गर्न सकेको छैन, आर्थिक कारोबारको सही अनुमान गर्न सकेनौँ, राजस्वको खर्चको कुनै पनि कुराको हामीले सही अनुमान गर्न सकेको छैनौँ, यो समस्या भयो। अर्को, आर्थिक कारोबारहरू गर्दा प्रचलित ऐन नियम कानुनको पालना गरिँदैन पूर्ण रूपमा, अर्को समस्या त्यो छ हाम्रो। तेस्रो, आर्थिक कारोबारहरूको हामीले सही विश्लेषणै गर्दैनौँ, के का आधारमा चाहिँ त्यो आर्थिक कारोबारहरू गर्नुपर्ने हो, जस्टिफिकेसन के हो, किन चाहिएको हो भन्ने कुरा पनि हामी गर्दैनौँ, त्यो पनि त्यसको समस्या छ। अर्को, आर्थिक कारोबारहरूमा अनियमितता हुने गर्छ, त्यो पनि समस्या छ। आर्थिक कारोबारको लेखाङ्कनमा समस्या छ, सबै आर्थिक कारोबारको लेखाङ्कन पनि हुने गरेका छैन, प्रतिवेदन पनि दिन सक्ने अब गरेको छैन, यसको समयमा प्रतिवेदन पनि आउँदैन। आर्थिक कारोबारमा अनियमितता र बेरुजु हुने गरेको छ भनेर पनि लेख्न मिल्ने, त्यो पनि यसको समस्या छ भनेर लेख्नु पर्यो। त्यस्तै आर्थिक कारोबारको गुणस्तरीयतामा प्रश्न चिन्ह उठेको छ। सरकारले आर्थिक कारोबार त गर्छ, त्यसको चाहिँ रिजल्ट के आयो भन्ने कुरा चाहिँ, त्यसको उद्देश्य के हो, त्यसको रिजल्ट के आयो भन्ने कुरा पनि हामीले सही गर्न सकिरहेका छैनौँ, त्यो पनि यसको समस्या छ भनेर भन्छौँ। यस्तो समस्या चाहिँ आर्थिक कारोबारको छ भनेर लेख्नु पर्यो। यसलाई उल्टाएर चाहिँ समस्याको छ भनेर जाँचमा आउने क्वेसन रोसुनु कोइरालाजी, तपाईँले यहाँ अहिले विवेक गिरीले लेखेको क्वेसन जुन छ मैले पछाडि भनेको, जाँचमा आउन सक्ने क्वेसन हो है, च्याप्टरबाट आउन सक्ने क्वेसन पहिला यही नै हो, उसले लेखेको क्वेसन छ, जाँचमा आउन सक्ने खालको क्वेसन छ, मैले बताइदिइहालेँ, अरू क्वेसनमा पछि भन्दा होला। यो क्वेसन अहिले अहिले जुन मैले क्वेसन्स भन्दैछु र उत्तर दिँदैछु, यो आउन सक्ने खालको। अनि समाधान लेख्नु पऱ्यो भने चाहिँ तपाईँले यो लेख्नु पऱ्यो कि समस्याको समाधान गर्नको लागि, जस्तो आर्थिक कारोबारको प्रक्षेपण सही हुनु पऱ्यो, अनि त्यसपछि गएर राजस्व परिचालन सही ढङ्गबाट गर्नु पऱ्यो, सरकारले सबै पैसालाई चाहिँ बजेटबाट लिएर आउनु पऱ्यो, सञ्चित कोषमा राख्नु पऱ्यो, समयमै बजेट बनाउनु पऱ्यो, बनाए त बजेट त समयमै बनिरहेको छ, त्यसको अख्तियारी समयमै दिनु पऱ्यो, कार्यान्वयन समयमै हुनु पऱ्यो, ऐन नियम कानुनको पालना गर्नु पऱ्यो, अनुशासन पालना गर्नु पऱ्यो, अनि कार्यक्रम अनुरूप खर्च गर्नु पऱ्यो, समग्र मध्यकालीन खर्च संरचना लगायत सबै कुरामा सुधार गर्नु पऱ्यो, त्यो कुरा पनि तपाईँले त्यहाँनिर लेख्न सक्नुहुन्छ समस्या समाधानको उपाय। अब यसपछि यो यो विवेक गिरिजीले सोधेको क्वेसन छ, एप्रोप्रिएट छ, जाँचमा आउने कुराको, नेपालमा सरकारी आर्थिक कारोबारको के कस्ता समस्या छन्, समस्या समाधानको उपाय समेत सिफारिस गर्नुहोस् भन्ने यो क्वेसन जाँचमा आउन सक्ने खालको क्वेसन छ। यत्रो तपाईँले सोधेको क्वेसनमा यो क्वेसन मलाई ठिक लागेर भन्ने है, यो मैले रोसुना कोरेलाजीलाई पनि भनिदिएको, अरू साथीहरूलाई पनि भनिदिएको है, उहाँले एभ्री वन लेखेको छ कि प्राइभेटली लेखेको छ, फेरि हेर्नुभयो विकास बेलवासेजीले प्राइभेटली लेखेको छ कि, प्राइभेटली नलेख्नुहोस् एभ्री वन लेख्नुहोस्। अब एभ्री एजिएफ फर्म नम्बर चाहिँ अहिले 173 फर्म छ, नयाँ फर्म छ, म बताइदिउँला रोशना ग्याउले चाहिँ, त्यो हाम्रो महालेखा परीक्षकको महालेखा नियन्त्रक कार्यालयको वेबसाइटमा पाइन्छ, महालेखा नियन्त्रक कार्यालयको वेबसाइटमा जानुभयो भने एजिएफ फर्म चाहिँ त्यहाँ कतिवटा छ भन्ने उसले बनाइदिएकै छ, ठ्याक्कै अहिले नयाँ बनाएको छ, त्यहीबाट तपाईँले थाहा पाउन सक्नुहुन्छ। रिपोर्टिङको पिरियड चाहिँ तपाईँले के गर्नु पऱ्यो भने एकपटक भनिदिएँ रूपक काफ्लेजीलाई, यो एक दिन दैनिक चाहिँ 3 दिनभित्र, महिना मासिक चाहिँ 7 दिनभित्र, वार्षिक चाहिँ 1 महिनाभित्र, र एकीकृत वित्तीय प्रतिवेदन 3 महिनाभित्र, र अर्थ मन्त्रालयमा बुझाउने चाहिँ उसले 6 महिनाभित्र। यो चारवटा कुरा तपाईँलाई फेरि मैले बताइदिएँ। अब यो नेपालको सरकारी लेखा पढाइ 77-4-1 केही नयाँ पर्यो, यो यहाँ यो विकास बेलवासेजीले सोधेको, यो सोधेको कुरा त ठिक छ, लेखा प्रणालीमै चेन्ज भएको होइन कान्छा, यो लेखा प्रणाली मैले कान्छा भन्नु नरिसाउनु होला, यो हाम्रो ब्याङ्किङको कोडिङ प्रणालीमा मात्रै परिवर्तन भएको, सरकारी लेखा प्रणालीमा परिवर्तन भएको होइन। यो अहिले चाहिँ के भएको परिवर्तन भएको भने, हाम्रो ट्रेजरी सिस्टम र चाहिँ यो ब्याङ्कको सिस्टमलाई मिलाउन, ब्याङ्कको खाता र ट्रेजरीको खाता मिलाउनुको लागि अहिले यो साउनमा तलब दिने बेला मान्छेलाई चाहिँ ढिला भयो भनेर हाम्रो सरकारी लेखा चेन्ज गरेको छ भनेर तपाईँलाई भनिदियो, कसरी सुनायो त्यो कुरा तपाईँले सुन्यो, लेखा प्रणालीमा परिवर्तन भएको होइन, सिस्टममा आइटी सिस्टममा परिणत भएको, टिएसए र यो टिएसए महालेखा निर्देशक कार्यालयले चलाइरहेको टिएसए सिस्टम र ब्याङ्कले चलाएको ब्याङ्किङ सिस्टम, त्यसमा कम्प्याटिबल बनाउन मिलाउनको लागि बनाएको, त्यति हो, यो सुधिएको होइन, शीर्षक शीर्षकमा चेन्ज भएको होइन, डिजिटल कोडमा मात्रै चेन्ज भएको, डिजिटल अङ्कमा मात्र 16 अङ्क छ, सबै ब्याङ्कको कारोबार गर्ने फरक फरक ब्याङ्कको फरक फरक अङ्क भयो भनेर इन्टिग्रेट एउटै नम्बर बनाऊ भनेर गरिएको परिवर्तन, अरू केही पनि होइन, सुनेको मात्रै हो, तपाईँले सुनेको पनि ठिकै हो, लेखा प्रणालीको परिवर्तन होइन, यो चाहिँ भुक्तानीको लेखा कारोबारको भुक्तानी दिनेको भुक्तानी दिने सिस्टममा चाहिँ ब्याङ्क र भुक्तानी दिने अड्डाको मिलाउनको लागि बनाइएको आइटीको चाहिँ सुधार हो भनेर भन्ने, इन्फर्मेसन टेक्नोलोजीमा गरेको सुधार। विकास बेलवासे जी, तपाईँ बेलवासे हो कि कोइराला हो कि के हो, तिमीबाट पत्ता लगाउनु ल, प्राइभेटली लेखा रहेछ। अब खत्तम के हो यो, खत्तम प्रविष्टि, खातामा प्रविष्टि हुन्छ लाई एकपटक सर्टकटमा भनिदिनु पऱ्यो भनेर चक्रबहादुर खातामा प्रविष्टि भनेको के बुझ्नु पऱ्यो भने, खातामा प्रविष्टि भन्नाले प्रारम्भिक अभिलेखमा उल्लेख गरेका कारोबारहरूलाई, प्रारम्भिक अभिलेखमा उल्लेख गरेका कारोबारहरूलाई थप व्याख्या विश्लेषण गर्न, ती कारोबारलाई कानुनी आधार दिन, विभिन्न बुक्स अफ एकाउन्टमा कारोबारहरू चढाउने कार्यलाई खातामा प्रविष्टि भनिन्छ है। प्रारम्भिक अभिलेखमा उल्लेख गरिएका कारोबारलाई थप व्याख्या र विश्लेषण गर्न, कानुनी आधार दिन, विभिन्न बुक्स अफ एकाउन्ट्समा चढाउने कार्यलाई खातामा प्रविष्टि भन्ने छ, सर्टकटमा चाहिँ त्यो भन्ने। अब यो बजेट सिटभित्रको खाताहरू तिम्रो विशेषता महत्त्व अहिले शिवहरि दाहालजी यो हेरेर तपाईँ नपढ्नुहोस्, एकछिन पछि पढ्ने, दाँतमा सोध्नु सक्दैन, बैङ्कदानी किताब बजेट सिटको भित्रको खाताहरू र तिनको विशेषता भनेर महत्त्व यहाँ तपाईँले ध्यान दिनुपर्छ। यी केही सोध्दैन, बैङ्कदानी किताब भन्नाले के बुझ्नुहुन्छ, बजेट सिट भन्नाले के बुझ्नुहुन्छ त्यो सोध्न सक्छ, त्यसको इम्पोर्टेन्सहरू तपाईँ लेख्न सक्नुहुन्छ, त्यसको फिचर्स पनि लेख्न सक्नुहुन्छ, त्यसभित्रका कुरा गरेर तिनमा कतिवटा कोलम छन्, कतिवटा धर्का छन्, के छन् भनेर तपाईँलाई जान्न सोध्दैन शिवहरि दाहालजी। त्यतातिर टेन्सन लिनु परेन। यो च्याप्टरबाट आउन सक्ने क्वेसन म भोलि लेखिदिइहाल्छु, टेन्सन छैन रोशुनाजी। एउटा क्वेसन त्यहाँ उहाँले सोधेको भइहाल्यो, अरू म बताइदिन्छु। खर्च क्षमताबारे लेखाङ्कनको भूमिका हुन्छ कि हुँदैन सर भन्यो, यो खर्च क्षमतामा लेखाङ्कनको भूमिका हुँदैन, खर्च गरेका कुरा लेखा राख्ने हो, लेखा राख्ने कुराले चाहिँ खर्च गर्ने क्षमतालाई चाहिँ खासै असर गर्दैन। खर्च गर्ने क्षमता चाहिँ त्यो अफिसको कार्यक्रममा अफिसको मान्छेहरूमा डिपेन्ड गर्ने कुरा हो, त्यसरी बुझ्नु। आज म अब तपाईँलाई 7 मिनट टाइम दिएँ, 10 बजेपछि म पढाउँदिनँ, 10 बजेपछि तपाईँहरू पनि सुत्नुपर्छ, म नै सुत्नुपर्छ, बिहान चाँडै उठ्नु पऱ्यो नि। भोलि हामी 7 बजे क्लास गरौँ, तपाईँहरू सबैजनासँग मैले के रिक्वेस्ट गरेँ भने भोलि हामीको क्लास 7 बजे सुरु गर्ने। म माधव सरलाई भनिदिन्छु तपाईँहरूले भोलि 7 बजे सुरु गर्ने। अब 7 मिनटमा तपाईँलाई के सोध्न मन लाग्छ त्यहाँ सोध्ने, यी कुराहरू भोलि पनि सोध्न मिल्छ, केही टेन्सन लिनु पर्दैन। आज तपाईँलाई के कुराहरूको बारेमा गाह्रो लाग्यो, यी कुराहरूमा केही सोध्न छुटेको रहेछ भने फेरि अर्को क्लासमा तपाईँलाई मजाले सोध्न मिल्छ, मजाले बताइदिन्छु, टेन्सन लिनु पर्दैन। भोलि बरु टाइममा पढौँ, 7 बजे पढौँ। 9 बजेपछि निद्रा लाग्दो रहेछ, राति त्यहाँ निद्रा पनि लाग्छ, निद्रा लागिसकेपछि दिमागमा आएको कुरा पनि आउँदैन, त्यो भएर धेरै चाहिँ रात नपर्ने गरेर पढौँ। सकिन्छ 6:30 सुरु गरौँ, नभए 7 सुरु गरौँ, म माधवजीसँग कुरा गर्छु त्यसपछि गरौँला। अब तपाईँहरूले मलाई 7 मिनट के सोध्न मन छ सोध्नुहोस्, सोध्नलाई जे सोधे पनि मैले केही रिसाउँदैन, तपाईँहरूले जे सोध्न सक्छ, जे कुरा पनि सोध्न सक्छ, त्यहाँ केही टेन्सन छैन। प्रतिवेदन आन्तरिक औजारको साथसाथै अनुगमन मूल्याङ्कन आधार व्याख्यान 10 गुण के हो प्रतिवेदन, त्यो अलि भएन। यो नवराज खतिवडाजीले सोधेको यो बनाएको क्वेसन मिल्दैन। गोसरा भजुरको बारेमा अलिकति पढ्नुपर्छ, थोरै गोसरा भजुर के हो भन्ने बुझ्ने, वित्तीय प्रतिवेदनको महत्त्व ठिक छ, यो क्वेसन सोधेको कसले पनि बताइदिउँला। प्रतिवेदन आन्तरिक निर्धारको औजारको साथसाथै अनुगमन मूल्याङ्कनमा आधार हो, त्यो त्यो त्यसरी यो यस्तो क्वेसन आउँदैन, यो आफै तपाईँले मिलाएको भयो मनगणन्ति। प्रतिवेदन भनेको आन्तरिक नियन्त्रण औजार र अनुगमन मूल्याङ्कनको पनि आधार हो भनेर चाहिँ होइन, आन्तरिक नियन्त्रणको दुनियाँ अर्कै छ, आन्तरिक नियन्त्रण गर्नलाई प्रतिवेदनको एउटा प्रयोग गर्न सकिन्छ, त्यो चाहिँ हो। अनुगमन मूल्याङ्कनको लागि पनि यो प्रयोग गर्न सकिन्छ, तर क्वेसन चाहिँ यसरी आउँदैन। यो वित्तीय प्रतिवेदनहरू तपाईँले लेखेको अलिक कुरा भएको थिएन, त्यहाँ वित्तीय प्रतिवेदनहरूलाई आन्तरिक नियन्त्रणको औजारको साथसाथै अनुगमन र मूल्याङ्कनको पनि आधार मान्न सकिन्छ, व्याख्या गर्नुहोस् भनेर तपाईँले आफै मनगणन्ति क्वेसन गरे पनि त्यसको उत्तर चाहिँ त्यहाँ वित्तीय प्रतिवेदन भन्ने राख्नु पर्छ। वित्तीय प्रतिवेदन चाहिँ हो, तपाईँले भने जस्तै आन्तरिक नियन्त्रणको औजार पनि हो, यो अनुगमन मूल्याङ्कनको आधार पनि हो। यसकै आधारमा हामी संस्थाको चाहिँ नियन्त्रण, विभिन्न व्यवस्थापनको, आर्थिक प्रशासनिक नियन्त्रण गर्न सक्छौँ, जाँचहरू पनि गर्न सक्छौँ, परीक्षण गर्न सक्छौँ। सँगसँगै चाहिँ प्रतिवेदनकै आधारमा संस्थाको प्रगति के कस्तो भयो, कार्यक्रमहरूको प्रगति के भयो मूल्याङ्कन गर्न सक्ने हुनाले यसलाई चाहिँ आन्तरिक नियन्त्रणको औजार र अनुगमन मूल्याङ्कनको आधारको रूपमा लिन सकिन्छ भनेर लेख्न सक्नुहुन्छ उत्तर तपाईँहरूले सोधेको कुरालाई। ओसार भजरको बारेमा अलिअलि पढ्नै पर्छ। वित्तीय प्रतिवेदनको महत्त्व छ, एउटा त आन्तरिक नियन्त्रण र अनुगमन मूल्याङ्कनको आधार हो भनेर त्यो लेख्न मिल्यो। प्रतिवेदनको महत्त्वमा उहाँले अघि तारानी गोरागाईजी, यहाँ हाम्रो नवराज कतिवटाको क्वेसन चाहिँ यहाँ तपाईँले यसको महत्त्वमा एउटा त्यो आधार लेख्न मिल्छ। अर्को, वित्तीय प्रतिवेदनले वित्तीय सारांश उपलब्ध गराउँछ, संस्थाको वित्तीय प्रगतिको बारेमा जानकारी दिन्छ। वित्तीय प्रतिवेदनले संस्थाको जिम्मेवारी र जवाफदेहिताको पनि यसले सुनिश्चित गर्छ, वित्तीय अनुशासनको पनि सुनिश्चित गर्छ। वित्तीय प्रतिवेदनले चाहिँ लेखा परीक्षणको लागि डकुमेन्टहरू उपलब्ध गराउँछ, लेखा परीक्षणको लागि भनेर पनि हामी लेख्न सक्नेछौँ। त्यस्तो कुरा चाहिँ यसको महत्त्वमा लेख्नु पर्छ। ओसार बजारको एजिएफ फर्म कति हो भनेर भन्नुभयो, यो एजिएफ फर्म अहिले चेन्ज भएको छ त, म बताइदिन्छु, नयाँ अपडेट भएको छ, हो एकदम नयाँ अपडेट भएको एजिएफ तपाईँले लेख्नुपर्ने हुन्छ, त्यो तपाईँले लेख्नु होला आफैले गोसर भजुर बनाएर, म अर्को दिन बताइदिउँला गोसर भजुर कति हो, ब्याङ्क नगदी किताब कति हो, खर्च प्रमाणभरि कति हो भन्ने चाहिँ म नयाँ नै तपाईँलाई बताइदिउँला। नयाँ भएको लेख्ने हो, पुरानो होइन। मर्नु मर्निङमा गर्नु पऱ्यो भने पनि तपाईँले माधव सरलाई भन्नुपर्ने हुन्छ, मलाई भनेर हुँदैन। मर्निङमा माधव सरले मिलाउनु सक्नुभयो भने मैले चाहिँ मर्निङमा पढाइदिन सक्ने भएँ, तर माधव सरलाई नभनिकन मलाई भनेर हुँदैन। मर्निङमा पढाउनु राम्रो चाहिँ हो, मर्निङमा पढ्नु राम्रो, तर तपाईँलाई म्यानेज गर्न गुड